ऐसी तहा से मुमकिन तेरी राह से गुजरना, कभी दिल पे सब्र करना, कभी दिल से शुक्र करना। दो ही रास्ते हैं अल्लाह ताला का, या सब्र से रास्ता तय करे या शुक्र से। आधा दिन सब्र है, आधा दिन शुक्र है। ऐसी तहा से मुमकिन तेरी राह से गुजरना, कभी दिल पे सब्र करना, कभी दिल से शुक्र करना, ये तेरी रजा में जीना, ये तेरी रजा में मरना, ये तेरी रजा में जीना, ये तेरी रजा में मरना, मेरी अबदियत पे यारब, ये है तेरा फजल करना। दुनिया इधर से उधर होती रहे, अल्लाह वाले उनके गुलाम सच्चे अल्लाह को खुश करते हैं, अल्लाह की नाराजगी से बचते हैं। हमें उनसे दर्द हासिल करना चाहिए, जहां भी रहते हैं अल्लाह को खुश रखते हैं। चाहे मर्द हो या औरत, जिसके दिल में अल्लाह का इश्क आ जाए, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इश्क, सहाबा कराम का इश्क, अल्लाह वालों का इश्क, औरतों की अल्लाह वालों की अकीदत, उनका जिंदगी कैसे गुजारना, तो दुनिया की फिक्र नहीं करता कि दुनिया कैसे जा रही है, बस वो अल्लाह के इश्क में पागल और दीवाना वार अल्लाह पे फिदा होता रहता है। ये तेरी रजा में जीना, ये तेरी रजा में मरना, मेरी अबदियत पे या रब, ये है तेरा फजल करना, यही आशिकों का शेवा, यही आशिकों की आदत, यही आशिकों का शेवा, यही आशिकों की आदत, कभी गिर या बुका है, कभी आह सर्द भरना, कभी आंखों से आंसू बह रहे हैं, गिर अजीब कैफियत है, कभी आह सर्द भर रहे हैं, आह निकल गई, जब गुनाहों से बचते हैं, जाह मिटा दी, बाह मिटा दी, यानी हराम ख्वाहिशात को मिटा दिया, अपनी इज्जत ना चाहना, बस अल्लाह को खुश करने में जान की बाजी घुला देना, तो आह सर्द निकलती है। जो भी इंसान गुनाह से बचता है और वलीउल्लाह बनना चाहता है, अल्लाह वालों के हाथ पे बैत होता है, फिर इस्लाह कराता है, उनकी राय में अपनी राय को मिटा देता है, तो आह निकल जाती है। वो चाहते ही कि आह निकले, अल्लाह वाले यही चाहते हैं कि उनकी खुद भी आह निकले गुनाह से बचकर, और अपनी जाह मिटाकर। जाह कहते हैं जीन अलिफ, जीम अलिफ और हा है आखिर में, खाली जा नहीं है, जीम अलिफ और हा, जाह निकल जाए और आह बाह निकल जाए। बाह शहवत के गुनाह, बदनजरी और गुस्से को, और जाह कहते हैं तकब्बुर का गुनाह, किसी को भी हकीर समझना ही नहीं है। तो फरमा रहा है ये आशिकों की अलामत यही है, कभी आह फरो रहे हैं, कभी आह सर्द भर रहे हैं। यही इश्क की, और हजरत वाला का शेर भी है कि अहले दिल के दिल से निकले आह आह, बस वही अख्तर है असली खान का, इसके दिल से आह निकलती है। हजरत वाला फरमाते हैं मैं अल्लाह वालों की, मुझे पता चल जाता है कि अल्लाह वाला है, जब उसके दिल से मैं देखता हूँ कि आह निकल रही है। यही इश्क की अलामत, यही इश्क की जमानत, कभी जिक्र हो जबान से, कभी दिल में याद करना, कभी जिक्र हो जबान से, कभी दिल में याद करना, मेरी जिंदगी का हासिल, मेरी जीस्त रास्ते का सहारा, मेरी जिंदगी का हासिल, मेरी जीत का सहारा, तेरे आशिकों में जीना, तेरे आशिकों में मरना। सुभान अल्लाह। हजरत वाला इस शेर को बहुत पसंद फरमाते थे, इस वाले को भी, अगले वाले को भी। मुझे कुछ खबर नहीं थी तेरा दर्द क्या है यार रब, मुझे कुछ खबर नहीं थी तेरा दर्द क्या है यार रब, तेरे आशिकों से सीखा तेरे संग दर पे मरना, तेरे आशिकों से सीखा तेरे संग दर पे मरना। सुभान अल्लाह। ये तेरी अता है या रब, ये है तेरा जज्बे पिन्हा, मेरा नाले नदामत तेरे संग दर पे करना। और अल्लाह वाले हजरत वाला भी फरमाए थे हजरत 11 वाले बयान में कि इस्तकामत का मतलब ये नहीं है कि उससे गुनाह ही ना हो, गुनाह हो जाए तो तौबा कर ले, जैसे वजू टूट जाए दोबारा वजू कर लेता है इंसान जो बावजू रहता है। हज़रत वाला फरमाया जो अल्लाह के रास्ते में रोता है गुनाह हो गया फिर तौबा कर ली, गुनाह हो गया तौबा कर ली, तो ये शख्स भी अल्लाह के रहमत की साए में है। फरमा रहे मेरा हर खता पे रोना है यही मेरी तलाफी, जिसको रोना आ जाए कि आह मेरा अल्लाह, अल्लाह यानी अल्लाह वाले से ताल्लुक तो है ही, अल्लाह भी देख रहा है जब मैं गुनाह कर रहा हूँ, अम्मी अब्बू नहीं है, बीवी बच्चे नहीं है, शोहर नहीं है, या कोई भी घर पे नहीं है, अकेला हूँ, इंटरनेट भी लगा हुआ है मोबाइल के अंदर, तो आजकल भी कोई खुलेआम फहाशी देख सकता है इंसान, मगर अब नफ्स ने बहका दिया, शैतान ने बहका दिया, अब क्यों कोई बहकाता नहीं, हम लोग खुद गुनाह करते हैं, भाग जाएं बाहर निकल जाएं, खवातीन हैं तो घर के काम काज शुरू कर दें, बर्तन धोना शुरू कर दें, कोई चीज़ बनाना शुरू कर दें अकेले घर में है तो, मर्द हैं तो बाहर निकल के जाके कोई चॉकलेट वगैरह या कोई आइसक्रीम या कोई अच्छी तंदूरी रोटी गरम गरम लेकर आ जाएं, जिसको जो पसंद हो बाहर जाके लेकर आ जाएं, खा ले, अपनी जायज़ चीज़ में मशगूल हो जाएं। गुनाह में कोई मजबूर नहीं हो जाता इंसान के, बस वहीं बैठा हुआ, बैठे रहेगा तो गुनाह के वसवसे आते रहेंगे, उठे भाई हरकत में भरकत है, जाए बाहर निकले, खानका आ जाए, गुरफा में रक्षा ले, 200 रुपये तो होते ही, 200 रुपये रक्षा लेगा, आ जाओ गुरफा आ जाओ बैठ जाओ आके अल्लाह वालों के पास। मेरा हर खता पे रोना है यही मेरी तलाफी, मेरा हर खता पे रोना है यही मेरी तलाफी, तेरी रहमतों का सदका मेरा जुर्म अफ़ करना। अल्लाह ताला बहुत करीम है, गुनाह करता है इंसान, जुर्म हो गया, कबीरा गुनाह हो गया, अब अल्लाह से माफ़ी मांग रहा है तो अल्लाह की रहमत उसे माफ़ कर देती है, परेशान मायूस नहीं होना चाहिए। और जो अल्लाह वाले होते हैं उनके आगे में आगे फरमा रहे हैं, अल्लाह वाले के बारे में हज़रत वाला फरमा रहे हैं, अपना ही राज आउट कर रहे हैं, तेरी शान जज़्ब है ये तेरी बंदा परवरी है, मेरे जानो दिल का तुझको हम वक्त याद करना। और आखिरी शेर है, किसी अहल दिल की सोहबत जो मिली किसी को अख्तर, किसी अहल दिल की सोहबत जो मिली किसी को अख्तर, उसे आ गया है जीना, उसे आ गया है मरना। उसे आ गया है जीना, उसे आ गया है मरना। अहले दिल अल्लाह वाले तीनों मशाइख सामने आ गए, आरिफ बिल्लाह शेखुल हरम वाले जब मुजद्दिद ज़माना सराफा नूर ही नूर हज़रत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह और उनके खादिम खास, जब उनका इंतकाल हो गया तो हज़रत वाला हज़रत से अकदस कलंदर ज़माना हज़रत सैयद शेख जमील मीर साहब रहमतुल्लाह अलैह कैसी ज़िंदगी गुजारी, वफादारी करके दिखाई अल्लाह से, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से, अपने शेख से, अकाबिर औलिया अल्लाह से और शाहर औलिया अल्लाह पे, और सब्र आला दर्जे का, शुक्र आला दर्जे का, और इतनी एहतियात, इतना तकवा माली मामलात में, नज़र की हिफाजत में और मुआशरत में, माशाल्लाह कैसे प्यारे लोग थे। और मौजूदा मुर्शिद कुतुबे ज़माना हज़रत वाला अख्तर सानी हज़रत वाला मेरे महबूब मुर्शिद, मेरे बाल बाल जिनका एहसान तले दबा हुआ, बिल्कुल हज़रत वाला रहमतुल्लाह की निशानी, हज़रत मीसा रहमतुल्लाह की निशानी, हज़रत वाला हज़रत शाह फिरोज़ अब्दुल्ला मेमन साहब दारुल कादम आली की ज़िंदगी सामने आ गई। यानी इन हज़रात की ज़िंदगी सामने रहे तो तकवा का मतलब समझ में आ जाएगा कि तकवा कहते किसे हैं। हंसना बोलना खाना पीना कोई मना नहीं है, बस इनके साथ अल्लाह को नाराज नहीं करना है। तो उसे जीना भी आ गया, जिसे अल्लाह वाले की सोबत मिली उसे मरना भी आ गया कि जीना कैसे है, नमाज कैसे पढ़नी है, रोज़ा कैसे रखना है, ज़कात कैसे देनी है, और मरना क्या है कि खून तमन्ना कैसे करना है, लड़कों से कैसे बचना है, लड़कियों से कैसे बचना है, दुनिया में रहते हुए कांटों से कैसे बचना है, जॉब पे जाना है, यूनिवर्सिटी जाना है, दफ्तर जाना है, कारोबार भी जाना है, तो यहाँ पे रहते हुए गुनाह से कैसे बचना है, अकेला है तो गुनाह से कैसे बचे। अल्लाह वाले भी अकेले होते हैं क्या, वो गुनाह से नहीं बचते क्या, हम अल्लाह वाले नहीं बन सकते, हम भी अल्लाह वाले बन सकते हैं, कितनी नेक औरतें हैं वो अल्लाह पे फिदा होती हैं माशाल्लाह। तो इसलिए ये अल्लाह जिसकी अल्लाह वाले की सोहबत मिल जाती है तो उसे जीना भी आ गया, उसे मरना भी आ गया। अभी दीन पे चलना तो बहुत ही आसान है, बड़ा मज़ा है, मीडिया ने इसको मुश्किल बना दिया है। हदीस में आता है मन अहया सुन्नती फ़कत अहब्बनी व मन अहब्बनी कान माया फिल जन्ना, जिसने मेरी सुन्नत को ज़िंदा किया उसने मुझसे मोहब्बत की, और जिसने मुझसे मोहब्बत की यानी हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से, वह जन्नत में मेरे साथ होगा। और ये हदीस शरीफ में आता है और हज़रत वाला का शेर है, नक्शे कदम नबी के हैं जन्नत के रास्ते सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह से मिलाते हैं सुन्नत के रास्ते। पानी पीने की सुन्नत है माशाल्लाह, पानी आजकल तो माशाल्लाह कराची में देखते हैं जगह जगह लोगों ने स्टिकर लगाए हैं पानी पीने की सुन्नतों के, मगर स्टिकर तो लगे हुए अमल करने वाले कितने लोग हैं। सीधे हाथ से पानी पीना चाहिए क्योंकि उल्टे हाथ से शैतान पीता है, और पानी पीने से पहले अगर खड़े हो तो बैठ जाएं, खड़े होकर पानी पीना मना है। कूलर लगे होते हैं बहुत सही जगह तो लोग खड़े खड़े पी लेते हैं, तो बैठ के पीना चाहिए। तीसरी सुन्नत है बिस्मिल्लाह कहकर पानी पिएं, पीकर अल्हम्दुलिल्लाह कहें, हमें किसको याद रहता है इस पर अमल करें। इस पानी पी रहे हैं बहुत प्यास लग रही है, सर्दियों में भी प्यास लगती है कभी कभार, बिस्मिल्लाह कहें और पीने के बाद अल्हम्दुलिल्लाह कह लें। तीन सांस में पानी पिएं, सांस लेते वक्त बर्तन को मुंह से अलग रखें, अगर बर्तन टूटा हुआ है तो टूटे हुए किनारे की तरफ से पानी नहीं पीना चाहिए। सिर्फ पानी पीने के बाद ये दुआ पढ़ना भी मसनून है, अल्हम्दुलिल्लाहिल्लज़ी सक़ाना अज़बन फ़ुरातम बिरहमतिही वलम यजअलहु मिल्हन उजाजम बिज़ुनूबिना, सब तारीफ अल्लाह ही के लिए हैं जिसने अपनी रहमत से हमें मीठा खुशगवार पानी पिलाया, मीठा खुशगवार, और हमारे गुनाहों के सबब इसको खारा और कड़वा नहीं बनाया। समंदर का पानी कोई पी सकता है, कितना कड़वा होता है। इसी तरह हमारे गुनाह ऐसे ख़तरनाक हैं कि अगर उनको पानी में डाल दिया जाए मीठे पानी में तो कड़वे हो जाएं, मगर अल्लाह की रहमत माफ़ फरमाती है और उसकी वजह से पानी कड़वा नहीं होता। तो ये दुआ है कि अल्लाह आपका शुक्र है कि आप हमारे गुनाहों की वजह से आपने पानी को कड़वा नहीं बनाया। तो बताइए यानी गुनाह के अंदर ये असरात होते हैं कि मीठा पानी भी कड़वा हो सकता है, तो आप बताइए हमारा दिल कड़वा नहीं हो जाएगा। मगर अल्लाह ने एक तौबा का दरवाज़ा खोला है, सच्चे दिल से तौबा कर ले, गुनाह को गुनाह समझे, आइंदा पक्का इरादा करें नहीं करना। पक्का इरादा नहीं करेगा ना तो वही फेसबुक का अकाउंट दोबारा खोल लेगा, वही यूट्यूब की तस्वीरें देखेगा। पक्का इरादा करेगा ना कि अब मुझे फेसबुक पे अकाउंट जाना ही नहीं है, फेसबुक पे भले बंद कर चुका हूँ, शैतान व नफ्स दोबारा बहकाएगा, तो तो दोबारा इरादा कर ले अल्लाह से, पक्का इरादा। तौबा की तीसरी शर्त ये जाजिम, पक्का इरादा करे दिल से कि अब जान दे दूंगा, एक गुनाह भी नहीं करूंगा। फिर शैतान बहका दे, दोबारा तौबा कर ले, शेख से राबता करे, डरे मत शेख से राबता करने में, शेख कोई जिन नहीं होता, वो इस्लाह की बात बता देता है। अब 100 दफा जिसको गरज हो अमल करे, जवाब दे दिया, जिसको अमल करना है करे, नहीं करना नहीं करे, मगर लिखते रहे शेख को, शेख बता बता के थकेगा नहीं, आप पूछते रहें भले। फिर पानी पीकर अगर दूसरों को देना है तो पहले सीधे हाथ वाले को दें, फिर उसी तरतीब से दौर खत्म करो। इसी तरह चाय या शरबत भी पेश करें। दूध पीने के बाद ये दुआ पढ़ लें, अल्लाहुम्मा बारिक लना फीही वज़िदना मिन, ए अल्लाह तू उसमें हमें बरकत दे और ये हमको और ज्यादा नसीब फरमा। दूध पीते हैं जो लोग, कुछ लोग तो पीते नहीं, कुछ लोग पीते हैं, छोटे बच्चों को पिलाते हैं, घर में पिला रहा था बेटे को, तो उसको मैंने ये दुआ सिखाई हुई है, तो मैंने कहा भाई दूध पीने के बाद दुआ पढ़ना भूल गई क्या, तो उसने फौरन पढ़ी बेटे ने, अल्लाहुम्मा बारिक लना फीही वज़िदना मिन, ए अल्लाह तू उसमें हमें बरकत दे और ये हमको और ज्यादा नसीब फरमा। ये अमल करने वाली चीजें हैं। अच्छा, जो पानी पिला रहा है, जूस पिला रहा है, या चाय या कॉफी पिला रहा है, आजकल कॉफी का भी चल रहा है, फैशन चल गया है लगता है, तो पिलाने वाले को आखिर में पीना चाहिए, फिर चला खुद पी के बैठा हुआ फिर सबको पिला रहा है, नहीं, सुन्नत है तो पिलाने वाला है वो आखिर में पिए। टेस्ट के लिए चख सकता है कि शक्कर डली हुई कि नहीं डली हुई, मगर पूरा एक घूंट, पूरा एक कप पी गया और फिर सबको पिला रहा है, ये सुन्नत के खिलाफ है। ऐसे हमारे दोस्त सफर में इस तरह करते हैं, अपनी ख्वाहिश पे अमल करते हैं, सुन्नत को पीछे छोड़ देते हैं। हजरत वाला का बहुत अजीब और गरीब आवाज है, मवाइज अख्तर, उसके बाद एक खुशखबरी है, हजरत फरमाते थे। और हजरत वाला ने फरमाया कि अपनी इस्लाह की नीयत से बयान किया करो। जब मैं शुरू में मजलिस शुरू करी थी, कोई भी नहीं आता था मजलिस में, एक चौकीदार को लेके बैठ जाता था, नादिम गुनहगारों की महबूबियत, अल्हम्दुलिल्लाह, आरिफ बिल्ला शेख उल अरब वलजम मुजद्दिद ज़माना हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह का आवाज है, नादिम गुनहगारों की महबूबियत, मवाइज़ अख्तर जिसको सईदी व सनदी महबूबी व मुहिबी। माशाल्लाह, अभी एक साहब हैं, एक खातून है, हॉस्पिटल में एडमिट हैं अपने शौहर के साथ, हॉस्पिटल में बयान सुन रही हैं। अल्लाह आपसे भी दुआओं की दरख्वास्त है, मरीज की दुआओं में फरिश्ते आमीन कहते हैं, और मैं भी दुआ करता हूँ अल्लाह आपको सेहत कामिल आजरा मुस्तमरा अता फरमाए। इसका नाम है नादिम गुनहगारों की महबूबियत। अल्हम्दुलिल्लाह वकफा वस्सलामु अला इबादिही अल्लज़ीना इस्तफा अम्मा बाद فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألا بذكر الله تطمئن القلوب। हज़रत मीर साहब रहमतुल्लाह ने बहुत खून तमन्ना से आवाज़ लिखे हैं, बहुत खून तमन्ना से, रोज़ाना डायलिसिस होता था, किसी शख्स का रोज़ाना डायलिसिस हो और ये किताबें लिखें, कितने मुश्किल काम है, और एक गलती भी नहीं, ऐसी ज़बरदस्त प्रूफ रीडिंग उलमा मुफ्ती अनवार साहब से करवाते थे कि एक गलती भी नहीं होती थी आवाज़ में। अल्लाह सुबहानहू व तआला का इरशाद मुबारक है, अला बिज़िक्रिल्लाह तत्मइन्नुल क़ुलूब, अपनी इस्लाह की नीयत से पढ़ रहा हूँ, किसी की नीयत नहीं है कोई सुने ना सुने, मैं सोच रहा हूँ कि हज़रत वाला रहमतुल्लाह अलैह से मुझसे फरमा रहे हैं मेरे महबूब मुर्शिद कि अल्लाह ही की याद से दिलों को चैन मिलता है और दुनिया में कहीं चैन है ही नहीं। तफ़सीर मज़हरी में अल्लामा क़ाज़ी सनाउल्लाह पानीपति रहमतुल्लाह ने लिखा है, कमा अन्नस समका तत्मइन्नु फिल माई ला बिल माई, बिज़िक्रिल्लाह में जो बा है ये मायने में फीके हैं, यानी जब अल्लाह के जिक्र में डूब जाए, जिस तरह मछली जब पानी में पूरी डूब जाती है तभी उसे चैन मिलता है। जिसने एक्वेरियम घर में रखा हुआ है, जगह देखा होगा जिन्होंने मछलियां पालते हैं घरों के अंदर, थोड़ी सी मछली बाहर निकलती है तो उसको बेचैन हो जाती है। अगर उसका सर खुला हो, कान खुले हो, दुम खुली हो, मछली मुकम्मल तौर पर पानी में ना डूबी हो, तो क्या पानी के बाहर मछली को चैन मिलेगा? नहीं मिलेगा। मछली का कोई हिस्सा अगर पानी से बाहर होगा तो मछली को चैन नहीं मिलेगा। इसलिए अल्लामा क़ाज़ी सनाउल्लाह पानीपति रहमतुल्लाह फरमाते हैं, जिस तरह मछली जब पानी में पूरी डूब जाए, इसके ऊपर पानी, नीचे पानी, दाएं पानी, बाएं पानी, गरज हर तरफ पानी ही पानी हो, तब मछली को चैन मिलता है। इसी तरह जब हमारे सर से पैर तक सारे आज़ा अल्लाह ताला के फरमाबरदार बन जाएं, तब समझो कि अल्लाह की रजा, अल्लाह की खुशनूदी, अल्लाह के क़ुर्ब के दरिया में हमारा जिस्म डूब गया। आंखों से किसी को बुरी नजर से नहीं देखता तो आंख गोया अल्लाह के दरिया क़ुर्ब में गर्क है। अगर कान गुनाह नहीं करता, आजकल शादियों सीजन है, घरों में, फ्लैट्स में, हर जगह गाने चल रहे हैं, कानों को गानों से बचाना है। अगर फ्लैट में बराबर चलना शुरू हो गया, हेडफोन ला के अपने अशार वगैरह सुन लें, तवज्जो ना दें, जिसके पास बहुत गरीब है, हेडफोन भी नहीं है, तवज्जो ना दें, इस्तग़फ़ार कर ले थोड़ी देर बाद, या अल्लाह मैं इस गुनाह को गुनाह समझता हूँ, मुझे माफ़ फरमा दीजिए, اگر کان گناہ نہیں کرتا زبان سے غیبت نہیں کرتا تو کان اور زبان بھی گویا اللہ کے دریائے قرب کے اندر ہیں غرض جب سارے باڈی پارٹس سارے اعضاء اللہ کی فرما بردار ہو جائیں گے اور حضرت والا کے خاص مضمون تھا دنیا میں کسی سے نہیں سنیں گے آپ اور ایک سانس بھی یعنی جو سانسیں نکلنی ہیں کاربن ڈائی آکسائڈ باہر آ رہی ہے آکسیجن اندر جا رہی ہے ایک سانس بھی جو اللہ کو ناراض نہ کیا جائے تو پھر اسے اطمینان کامل ملتا ہے ایک سانس ایک لمحہ ون سیکنڈ آف دا لائف ایک بھی اللہ کو ناراض نہیں کرنا ہے ہاں اگر کبھی خطا ہو جائے انسان ابھی نیا نیا بیت ہوا ہے نیا نیا کیا بیت ہوا ہے عادت پڑ گئی ہے بیت ہو یا نہیں ہو مسلمان تو ہیں ہم مسلمان کوئی یہودیوں کے طریقوں پہ چلتا ہے کہ کافروں کی چیزوں دیکھتا ہے وہ ہمارے لیے تو جنت بنائی گئی ہے بھائی اگر ہاں اگر کبھی خطا ہو جائے کچھ لوگ ہوتے ہیں کمزور ہوتے ہیں نہیں بچ پاتے صحبت زیادہ نہیں اٹھائے صحبت اٹھاتے کیوں نہیں ہے زیادہ کہ ہم گناہ سے بچ جائیں گے تو پھر مزہ نہیں آئے گا زندگی کا جبکہ الٹا دماغ ہے اس شخص کا اللہ والوں کی صحبت میں جنت کا مزہ آتا ہے سارے سیبوں کا مزہ ساری جتنی مزہ اللہ والوں کی صحبت میں آ جاتا ہے کیونکہ اللہ والے جنت میں رہنے والے لوگ ہیں تو ان کی صحبت میں جنت سے بڑھ کے مزہ آتا ہے اگر کبھی خطا ہو جائے تو کیا کر لیں ان حرام لذتوں سے اللہ سے استغفار اور توبہ کر کے اس کی تلافی کر دی جائے جیسے اب دریا سے مچھلی کو کوئی زبردستی باہر گھسیٹ لے تو اس کا قاعدہ ہے وہ تڑپ کر پھر دریا میں کود جاتی ہے آرام سے ٹہلتے ہوئے نہیں جاتی ہے کہ بھائی میں واکنگ کرے گی 40 قدم پھر دریا میں جائے گی ایسا نہیں ہوتا جب مچھلی کو دریا سے نکالتے ہیں تو مچھلی سمجھتی ہے کہ اب میری موت ہے پانی سے باہر مچھلی کو اپنی موت نظر آتی ہے لہٰذا وہ کود کر تڑپ کر دوبارہ دریا میں چلی جاتی ہے اور وہیں چین پاتی ہے تو مومن کو اللہ نے توبہ و استغفار کا ایک ایسا کمند ایسا جہاز ایسی سواری عطا فرمائی ہے کہ مولا رومی فرماتے ہیں مرکب توبہ عجائب مرکب است تا فلک تازد بیک لہجہ زپست مرکب کے معنی مرکب کے معنی سواری کے ہیں یعنی توبہ کی سواری عجیب و غریب سواری ہے جو آدمی گناہ کی پستی گناہ کی ذلت کے گڑھے میں پڑا ہوا تھا تو استغفار اور توبہ اور ندامت کی برکت سے وہ کہاں پہنچتا ہے ندامت کی سواری اس کو ایک دم سے عرش اعظم تک پہنچا دیتی ہے توبہ کری آہ اے اللہ میں نے آپ کو ناراض کر دیا مجھے معاف فرما دے اور اپنے شیخ دادا شیخ کا یہ رٹا لگا یا ربی معاف فرما دے یا ربی معاف فرما دے اس طرح کر کے تو دیکھیں مزہ آئے گا دنیا میں کوئی جہاز کوئی راکٹ کوئی سیارہ اتنا سریع سیر یہ عربی کا خاص لفظ ہے اتنا تیز رفتار نہیں ہوتا جتنی رفتار اللہ نے آہ و ندامت اور استغفار و توبہ میں رکھی ہے مجھے اپنا ایک شعر یاد آ گیا حضرت والا نے زبردست یہاں شعر فٹ کیا ہے میرا پیام کہہ دیا جا کے مکان سے لا مکان میرا پیام کہہ دیا جا کے مکان سے لا مکان اے میری آہ بے نوا تو نے کمال کر دیا تو نے کمال کر دیا اس میں میرا نام بھی آ گیا سجیب النسا 10 نمبر میں ہوتے ہیں حیدرآباد کے حضرت والا کے 40 سال پرانے خادم ہیں وہ جب بھی مجھے دیکھتے ہیں بولتے ہیں بھائی میں جب پہلے جب جاتا تھا ان کے پاس حیدرآباد میں جب رہتا تھا فرماتے ہیں اے میری آہ بے نوا تو نے کمال کر دیا تو حضرت والا زبردست یہیں توبہ کی تیز رفتاری اتنی زبردست بلوٹوتھ سے بھی زیادہ اور آج کل کی جتنی ٹیکنالوجیز آ گئی ہیں نا سب سے زیادہ وائرلیس چن چن پن چن نئے نئے نام رکھ دیے تو وہ جتنے ان سب سے زیادہ تیز رفتاری کس کی ہے اللہ کی یہ توبہ کر لیتا ہے آہ کرتا ہے تو معافی مانگتا ہے اللہ سے وہ تیز رفتاری اللہ سے جا کے ملتی ہے جب بندہ اللہ سے روتا ہے تو گویا اپنا پیام اللہ سے عرض کرتا ہے کہ یا اللہ مجھے معاف کر دیجئے میرے گناہوں کو معاف فرما دیجئے وہی بات آ گئی میرے شیخ شاہ عبد الغنی صاحب رحمۃ اللہ کا ایک جملہ ہے حضرت آسمان کی طرف دیکھتے تھے اور ایک نعرہ لگاتے تھے یا ربی معاف فرما دیجئے یہ میرے شیخ کا ہر وقت نعرہ تھا جب دیکھو یا ربی معاف فرما دیجئے اس کا نعرہ لگایا کرتے تھے جیسے اللہ تعالیٰ سے ہر وقت باتیں کر رہے ہوں اور اس درد سے فرماتے تھے گویا اللہ کو دیکھ رہے ہیں ایسا ایمان تھا آہ میرے شیخ شاہ عبد الغنی صاحب رحمۃ اللہ کی یاد آتی ہے وہ عام حالات میں روزانہ 5 پارے تلاوت کرتے تھے اور جب کبھی بہت ہی کیفیت طاری ہوتی تو 10 پارے بھی تلاوت کرتے تھے اور تلاوت کے درمیان نعرہ بھی لگاتے تھے یعنی زور سے اللہ کہتے تھے 10-20 آیتوں کے بعد اللہ کی محبت میں ایسا نعرہ لگاتے تھے جیسے ریل کے انجن میں سٹیم بھر جائے اور انجن کے پھٹنے کا ڈر ہو تو اس کا ڈھکن کھول دیا جاتا ہے ऐसे ही हजरत के दिल में अल्लाह की मोहब्बत की स्टीम इतनी भर जाती थी कि दरमियान दरमियान में जोर से अल्लाह अल्लाह कहते थे तो ऐसा मजा आता था कि मस्जिद हिल जाती थी। तिलावत के दरमियान में अल्लाह से अर्ज करते थे, आजा मेरी आंखों में समा जा मेरे दिल में, आजा मेरी आंखों में समा जा मेरे दिल में, क्या शान थी। और हजरत वाह रहमतुल्लाह इसको कभी ऐसा पढ़ते थे, आजा मेरी आंखों में समा जा मेरे दिल में, आजा मेरी आंखों में समा जा मेरे दिल में, आजा मेरी आंखों में समा जा मेरे दिल में, क्या शान थी। एक मरतबा अपने शेख हकीमुल उम्मत मौलाना शाह अशरफ अली साहब थानवी रहमतुल्लाह को खत में लिखा कि जब मैं दुनिया की जमीन पर चलता हूँ तो मुझे ऐसा महसूस होता है कि मैं आखिरत की जमीन पर चल रहा हूँ। हकीमुल उम्मत ने पढ़कर फरमाया, ये शख्स अपने वक्त का सिद्दीक है, इसको औलिया सिद्दीकीन का दर्जा मिला हुआ है, जिसके लिए दुनिया की जमीन आखिरत की जमीन बन जाए ऐसा शख्स के ईमान और यकीन का क्या पूछते हो। कभी कभी आसमान की तरफ देखकर फरमाते थे, ए करार जाने बेकरार। हमारे दादा शेख का भी बयान हुआ था, उन्होंने ये बात हजरत फूलपुरी रहमतुल्लाह की बताई थी, अल्लाह का नाम रखा हुआ था उन्होंने, ए करार जाने बेकरार, सुभान अल्लाह, ए बेकरार जानों के करार। आवाज आ रही है सही, खुश आए। ए अल्लाह, आपने आप बेकरार जानों के लिए करार हैं, आपके नाम से हमें सुकून मिलता है। हजरत इस तरह या रब्बी कहते थे कि क्या कोई या अब्बा कहेगा, अब्बा की मोहब्बत वाले रब्बा की मोहब्बत तो क्या जाने। तो जब हजरत या रब्बी माफ फरमा दीजिए कहते थे उस वक्त उनका पयाम अल्लाह ताला तक किस तरह पहुंचता था, इस पर मेरा ये उर्दू शेर है, सुभान अल्लाह। मेरा पयाम कह दिया जाके मकां से ला मकां, मेरा पयाम कह दिया जाके मकां से ला मकां, जाके मकां से ला मकां। ए मेरी आहे बेनवा तूने कमाल कर दिया, ए मेरी आह बेनवा तूने कमाल कर दिया। कमाल समझो नाम आ रहा है। जब बंदा अपने रब्बा को अपनी आह के जरिए सलाम और पयाम पेश करता है तो आह खुद ब खुद अल्लाह तक पहुंच जाती है, हालांकि आह कोई रॉकेट या सैयारा नहीं है। क्यों, इसकी वजह अर्ज करता हूँ। हजरत वाला फरमा रहे हैं कि आह को अल्लाह के नाम पाक से बेहद मुनासबत है। अगर आप जोर से खींच कर कहें अल्लाह, कहिए अल्लाह, बोलो अल्लाह, इसमें आह की आवाज आ रही है, बोलो अल्लाह है, देखो इसमें आह आ रही है। तो अल्लाह के नाम से बेहद मुनासबत है इसको। अगर आप जोर से खींच कर अल्लाह कहेंगे तो आपको अपनी आह में अल्लाह भी शामिल मालूम होगी। अल्लाह कहिए और आह कहिए, अल्लाह और आह, बताइए अल्लाह के नाम में आह शामिल है या नहीं। यही दलील है कि मेरा अल्लाह सच्चा मेरा अल्लाह है, जो अपने बंदों की आह को मेरे अपने नाम पाक में लिए हुए हैं। किसी और बातिल खुदा के नाम में आपको अपनी आह शामिल नहीं मिलेगी। रामचंद्र का नाम ले लो है हमारी आह, आप फिरौन का नाम ले लो, इसने भी खुदाई का दावा किया था, तो फिरौन के नाम में हमारी आह शामिल है शामिल नहीं है। नमरूद के नाम में हमारी आह शामिल है, शद्दाद के नाम में हमारी आह शामिल है। गरज दुनिया में जितने बातिल खुदाई वाले हैं किसी के नाम में हमारी आह शामिल नहीं है। यही बहुत बड़ी दलील है कि हमारा अल्लाह सच्चा अल्लाह है। इस पर एक कस्सा सुन लीजिए, बुखारी शरीफ की रिवायत है, सुभान अल्लाह अजीब, बुखारी शरीफ में आता है, दो औरतें कहीं जा रही थी, उनके साथ उनका एक बच्चा भी था। औरतें जा रही थी उनके साथ छोटे छोटे बच्चा होता है ना, उनके दो एक एक बच्चा था, एक के बच्चे को भेड़िया उठाकर ले गया। तो जिसका बच्चा नहीं था उसने दावा कर दिया कि मेरा बच्चा है, हालांकि उसका नहीं था, इसका तो भेड़िया उठाकर ले गया था। अब दोनों औरतों ने झगड़ा शुरू कर दिया। हजरत दाऊद अलैहिस्सलाम और हजरत सुलेमान अलैहिस्सलाम दोनों पैगंबरों के सामने ये किस्सा पेश किया तो हजरत सुलेमान अलैहिस्सलाम ने दोनों की बात सुनकर फैसला ये फरमाया कि तुम दोनों आपस में लड़ती हो, एक कहती है ये मेरा बच्चा है, दूसरा कहती है मेरा है, तो उसको आधा आधा करके तुम दोनों में तकसीम कर देता हूँ। तो जिसका बच्चा नहीं था वो तो राजी हो गई और जिसका बच्चा था वो तड़प गई। उसने कहा ऐसा ना कीजिए, बच्चा ऐसी औरत को दे दीजिए। उसने कहा या नबी अल्लाह, ए अल्लाह के पैगंबर, इसको मत काटिए, आप इसी औरत को दे दीजिए। हालांकि उसका बच्चा नहीं था लेकिन पहली औरत ने अपने बच्चे के बारे में सोचा कि अगर मुझे नहीं मिलता तो मेरा बच्चा जिंदा तो रहेगा, काटने से तो मर जाएगा। तो जिसका असली बच्चा था वो उसे काटने पर राजी नहीं हुई, असली औलाद की मोहब्बत जोश में आ गई। علامہ ابن حجر اسقلانی اس حدیث کی شرح میں لکھتے ہیں فقال سلیمان یعنی للکبرى لو کان نکی لم ترضی ان یقطع, یعنی سلیمان علیہ السلام نے فرمایا بچہ اسی عورت کا ہے, یہ محبت دلیل ہے کہ بچہ اسی کی اولاد ہے, تو اللہ نے ہماری آہ کو اپنی ذات پاک اور اپنے نام پاک میں لیا ہوا ہے, یہ ان کی محبت اور رحمت کی دلیل ہے کہ وہ ہمارے اللہ ہیں, جس طرح ماں باپ کی محبت دلیل ہے کہ ان کی اصلی ماں باپ ہونے کی, ویسے ہی اللہ کی رحمت ہماری آہ کو اپنے نام پاک کے ساتھ لگائے ہوئے ہے, آہ اور اللہ سبحان اللہ. اور پھر آگے حضرت نے وہی شعر دوبارہ لکھا ہے, اس وقت حضرت والا پہ خاص کیفیت تھی, مسجد اشرف میں یہ بیان ہوا تھا حضرت والا کا مغرب کے بعد 1991 بعد تراویح رمضان 28 رمضان مبارک میں, اس کی کیفیت ہی الگ تھی, رمضان شریف کے آخری اشرے میں بیان ہوا تھا حضرت والا کا. تو فرما رہے ہیں کہ اللہ نے اللہ کی رحمت ہماری آہ کو اپنے نام میں پاک کے ساتھ لگائے ہوئے ہیں. دیکھیں اللہ اور آہ ہے نا, اللہ کے نام میں ہماری آہ چھپی ہوئی ہے سبحان اللہ. اس پر میرا شعر ہے دوبارہ, حضرت نے وہی شعر لکھا ہے, میرا پیام کہہ دیا جا کے مکان سے لا مکان, اے میری آہ بے نوا تو نے کمال کر دیا سبحان اللہ. معرومی رحمت اللہ فرماتے ہیں میں اپنے گناہوں کو یاد کر کے اتنا روتا ہوں کہ پھر بھی رونے سے جی نہیں بھرتا, اے دریغا عشق من دریا بدے تا نثارے دل بھرے زیبا شدے, کاش میرے آنسو دریا ہو جاتے تو میں آنسو کا دریا اپنے اللہ پر فدا کر دیتا, اتنا روتا کہ دریا کا دریا فدا کر دیتا کیونکہ تھوڑا رونے سے میرا جی نہیں بھرتا. اور فرماتے ہیں ہر کجا بینی تو خون بر خاک ہا, بس یقینی دا کہ آ از چشم ماں, اے دنیا والوں جہاں کہیں دیکھو کسی مٹی پر کچھ خون پڑا ہوا ہے بس یقین کر لینا یہاں جلال الدین رومی ہی خون کے آنسو رویا ہوگا. رومی کا جذبہ تو دیکھو, اتنا کوئی رو نہیں سکتا لیکن کم از کم رونے کا جذبہ تو ہو. اور ہمارا کیا حال ہے, حاجی امداد اللہ صاحب رحمۃ اللہ فرماتے ہیں روتی ہے خلق میری خرابی کو دیکھ کر, روتی ہے خلق میری خرابی کو دیکھ کر, روتا ہوں میں کہ ہائے میری چشم تر نہیں, روتا ہوں میں کہ ہائے میری چشم تر نہیں. ہماری بدحالی اور تباہی اور گناہوں کی غلاظتوں میں غرق رہنا اتنا زیادہ ہے کہ دوسروں کو ہم پر رحم آ رہا ہے, یعنی اللہ والے ہم پر غم کر رہے ہیں. تو میں عرض کرتا ہوں جس طرح اللہ کی یاد سے چین ملتا ہے ایسے ہی ان کی یاد کے خلاف کرنے سے دل بے چین ہو جاتا ہے. اور خلاف ذکر دو چیزیں ہیں, مثبت منفی, دونوں قسم کی نافرمانی اللہ کے غضب اور ناراضگی کا سبب ہیں. مثبت نافرمانی یہ ہے کہ کرنے کا کام نہیں کر کے نافرمانی کر لی, مثلا نماز پڑھنے کا حکم ہے لیکن نہیں پڑھی, فجر کی نماز گول کر دی, عصر کی گول کر دی, جماعت سے نماز نہیں پڑھی, عورتوں نے وقت پہ نہیں پڑھی, فجر کی قضا کر دی, مغرب کی چھوڑ دی, عشاء کی چھوڑ دی, یہ کوئی بات ہے؟ زکوٰۃ دینے کا حکم آیا, زکوٰۃ نہیں دیتا, بھائی تکلیف ہوتی ہے تو زکوٰۃ دینے سے تکلیف تو ہوگی, اللہ کی فرمانبرداری میں تکلیف تو ہوتی ہے. خواتین ہیں, زیور رکھا ہوا ہے, زیور توڑ کے زکوٰۃ دینی چاہیے, یہ بھی نافرمانی ہے. اور منفی نافرمانی یہ ہے کہ جو کام نہ کرنے کا حکم ہے وہ کرتا ہے, مثلا ماں باپ پر غصہ کرتا ہے, آہ بہت کبیرہ گناہ ہے. کبیرہ گناہوں میں لکھا ہے زنا کرنا, ماں باپ سے بدتمیزی کرنا اور ماں باپ سے کا حقوق ادا نہیں کرنا ہے, کبیرہ گناہوں میں آتا ہے. اور بیوی کو ستاتا ہے, مخلوق پر ظلم کرتا ہے یا نامحرم عورتوں کو دیکھ کر آنکھوں کا زنا کرتا ہے, اللہ جتنا نماز نہ پڑھنے سے ناراض ہوتے ہیں اس سے زیادہ کسی کی ماں بہن بیٹی پر نظر ڈالنے سے ناراض ہوتے ہیں. یہ اللہ کے غضب اور قہر کو دعوت دینے والا بہت ہی خطرناک عمل ہے. جو حرام لذت کا عادی ہوتا ہے پھر اس کو کہیں چین نہیں مل سکتا. یہ دل عجیب مزاج رکھتا ہے, جتنا زیادہ اللہ سے قریب ہوتا ہے اتنا ہی چین سے رہتا ہے. یعنی اللہ سے قریب کیسے ہوں گے, فرما برداری کر کے گناہ سے بچ کر, اور کوئی طریقہ تھوڑی ہے کہ اوپر درخت پہ چڑھے آئیں گے, ماؤنٹ ایوریسٹ پہ, ہمالیہ پہ چڑھے آئیں گے, اللہ سے قریب ہو جائیں گے. باقی اللہ سے قریب وہ شخص ہے جو گناہ سے بچتا ہے, مرد ہو یا عورت. اور جہاں ذرا سا خدا سے ہٹا تو اس کی بے چینی شروع ہو گئی. خوب غور سے سن لیجئے, انسان دنیا میں کہیں چین نہیں پائے گا. اختر نے جو آپ سے خطاب کر رہا ہے, کعبہ شریف میں دیکھا کہ ایک بچہ اپنی ماں سے بچھڑ گیا, ساری دنیا کی ماؤں نے اس کو پیار کیا, نائجیرین, سوڈانین, انڈونیشین, ملیشین, مصری, غرض دنیا بھر کی عورتوں نے اس کو پیار کر لیا کہ چپ ہو جا, مگر وہ چلاتا ہی رہا. آہ, 2 سال کا بچہ اپنی ماں کی خوشبو کو پہچانتا ہے, حالانکہ دوسری ماں اس کی ماں سے زیادہ گوری اور اچھے کپڑے ہوئے تھیں, لیکن وہ اپنی ہی ماں کو یاد کر رہا تھا. جب شرطے نے, وہاں پولیس والے کو شرطہ کہتے ہیں, اس نے بچے کو اوپر ہاتھ میں اٹھا کر زور سے اعلان کیا, उसकी असली मां दौड़ी हुई आई, क्योंकि वो भी तो तड़प रही थी मेरी गुमशुदगी पर, मेरी गुमगश्तगी पर, मेरी गुमगश्तगी पर खुद मेरी मंजिल परेशान है। सुभान अल्लाह, जबरदस्त शेर फिट किया। यानी वो मां बेचैन, पुलिस वाले ने उसको बच्चे को उठाया, वो दौड़ती भी आ रही है, तवाफ में होगी कहीं होगी, मेरी गुमगश्तगी पर खुद मेरी मंजिल परेशान है। उसने बच्चे को जैसे ही गले लगाया तो अख्तर आज अपनी आंखों से मंजर देखकर आपको पेश कर रहा है कि जैसे ही उसे अपनी असली मां मिली फौरन लिपट गया और सो गया। इस पर मेरा शेर सुनिए। सुभान अल्लाह, आती नहीं थी नींद मुझे इस्तराब से, उनके करम ने गोद में लेकर सुला दिया। आती नहीं थी नींद मुझे परेशानी से, उनके करम ने गोद में लेकर सुला दिया। जिनको विलियम 5 विलियम 10 से भी नींद नहीं आती, अरे खानकाहों में आओ, अल्लाह वालों के पास, उनके गुलामों के पास आकर अल्लाह का नाम लेकर देखो कैसी अच्छी नींद आती है। कुछ लोग तो मजलिस में ही सो रहे होते हैं हजरत के। लोग कहते हैं जब जिक्र करते हैं तो नींद आ जाती है, अरे मियां जिक्र में नींद नहीं आएगी, अल्लाह की रहमत की गोद मिल जाए और नींद ना आए, लिहाजा नींद आए तो परेशान मत हो। एक शख्स ने मौलाना रशीद अहमद गंगोई रहमतुल्लाह को लिखा, हजरत जब मैं अल्लाह अल्लाह करता हूँ फौरन नींद आ जाती है। फरमाया जब नींद आया करे तकिए के सर तकिया सर के नीचे रखकर सो जाया करो। और फिर हदीस नकल की, ला तफरीद फिन नौम, यानी नींद की वजह से अगर जिक्र तिलावत मामूलात वगैरह रह जाए तो कोई फिक्र की बात नहीं, क्योंकि अल्लाह ताला फरमाते हैं वजअलना नौमकुम सुबाता, हमने नींद को सबब आराम बनाया है, तो जब नींद आए सो जाया करो, और जब नींद से सुकून हो जाए तो फिर जिक्र कर लिया करो। लेकिन इतना भी ना सोए कि 12-12 घंटे सोते ही रहे। हमारे कुछ दोस्त हैं बहुत सोते हैं, 12 घंटे सो रहे हैं। अब 6 घंटे की नींद सेहतमंद इंसान के लिए काफी है, मुदर्रिसीन और पढ़ाने वालों के लिए दिन रात जो मिलाकर मजमूआ 8 घंटे नींद होना चाहिए। दिन जो पढ़ाने वाले दिमागी काम करते हैं उनके दिन रात में मिलाकर 8 घंटे नींद हो, वरना 6 घंटे से भी काम चल जाएगा। लेकिन अगर इससे भी नींद कम होने लगे फौरन दवाखाना में रुजू करके किसी तबीब के मशवरे से दवा खा लें, क्योंकि 6 घंटे से कम नींद नहीं होनी चाहिए, वरना सेहत खराब हो जाएगी, दिमाग में खुश्की मर जाएगी, अखलाक गैर मुतदिल हो जाएंगे, यानी इंसान एबनॉर्मल जिसे कहते हैं ना वो हो जाएगा। अगर नींद पूरी होगी, तेल वेल लगाएगा, वक्त पे खाना खाएगा, सेहत का ख्याल रखेगा, तो फिर उसको मजा भी आएगा सोहबत अहलुल्लाह में, और बीवी से लड़ाई भी नहीं लड़ेगा। और जिसके दिमाग में खुशकी बढ़ जाती है, 6 घंटे नींद पूरी नहीं हुई, 5 घंटे हुई, 4 घंटे हुई, अब क्या हो रहा है देख लीजिए, जो पूरी रात जागते हैं फिर जॉब पर जाते हैं उनका मिजाज सही नहीं होता, पूरी रात जाके इबादत की, पूरी रात तवाफ किया, अगले दिन सऊदी अरब में रहते हैं, पूरी रात तवाफ किया, अगले दिन जॉब पे जा रहे हैं, फिर लड़ाई, आके बीवी से लड़ाई, नींद पूरी नहीं हुई ना, बीवी से लड़ाई कर रहा है, बच्चों की पिटाई कर रहा है। बहुत सी खवातीन भी नहीं सोती इसलिए, और सोती नहीं है तो बच्चों की पिटाई शुरू कर देती हैं, और दोस्तों से लड़ाई कर रहा है। जब मिजाज में खुश्की बढ़ जाएगी तो चिड़चिड़ापन और गुस्सा तेज हो जाएगा, अखलाक में एतदाल नहीं रहेगा, और जब अखलाक में एतदाल नहीं रहेगा तो ये अल्लाह वाला नहीं बन सकता, जिसमें एतदाल नहीं है, जो अखलाक इसके खराब है, हर वक्त चिड़चिड़ापन रहता है, ये अल्लाह वाला नहीं बनेगा। और जिस शख्स का मिजाज ही गैर मुतदिल हो, ये शख्स साहिब निस्बत भी नहीं हो सकता, क्योंकि हुकूकुल इबाद में वो जालिम बन जाएगा, इससे सब लोग डरते रहेंगे। रहमतुल आलमीन सल्लल्लाहु अलैहि वसल्लम की शान रहमत इसमें नहीं होगी, इसमें अरहमु उम्मती भी उम्मती की शान भी नहीं होगी। जरा सी देर में बिल्कुल जान देने के लिए तैयार होगा, और जरा सी देर में आस्तीन भी चढ़ा लेगा, और ऐसा जोर से शटअप करेगा, और गुस्से में उसकी शक्ल भी अजीब हो जाएगी, कि बिल्कुल ही दिस इज अ वेरी वेरी डॉग मालूम होगा। हजरत वाला इंग्लिश ही बोल रहे हैं, वेरी वेरी डॉग, सुन रहे हो दीदार शाह, हाफिज दीदार शाह भी लाइव मजलिस सुन रहे हैं वहां। वाह भाई उसामा मियां, जैसे तुम्हें इंटरनेट इसलिए लगवाया कि हैदराबाद में रह, कराची में रह के तुम अपने नेट पर लाइव मजलिस सुनो, वाह जी वाह, आना चाहिए था। वाह वाह लगा रहे हो, मुगल साहब भी सुन रहे हैं, फैसलाबाद गए हैं माशाल्लाह। तो हजरत वाला देखिए इंग्लिश नहीं जानते थे, और कैसी जबरदस्त बात, तो हजरत वाला ये बहुत प्यारा जुमला है, खवातीन भी गौर से सुने, और जो गुस्से के मरीज हैं अल्लाह मुझे भी बचाए, बहुत प्यारी बात है, दोबारा पढ़ रहा हूँ उसको। जो शख्स 6 घंटे से नींद कम करेगा क्या हो जाएगा, दिमाग में खुश्की बढ़ जाएगी, अखलाक गैर मुतदिल हो जाएंगे, बीवी से लड़ाई करेगा, बच्चों की पिटाई करेगा, और जो नौजवान पूरी रात यूट्यूब फेसबुक पे बैठा रहेगा सुबह अम्मी अम्बू से बदतमीजी तो करेगा, बहन भाइयों से लड़ेगा, वो बच्चों की पिटाई करेगा, दोस्तों से लड़ाई होने लगेगी, जब मिजाज में खुश्की बढ़ जाएगी तो चिड़चिड़ापन और गुस्सा तेज हो जाएगा, और अखलाक में एतदाल नहीं रहेगा, और जब अखलाक में एतदाल नहीं रहेगा तो ये अल्लाह वाला नहीं बन सकता। जिस मगर मायूस ना हो, अपने हालात को लिख के भेजे, اخلاق کی اصلاح کروا لیں, ایسی بات نہیں کہ اخلاق کی اصلاح نہیں ہو سکتی. اللہ والے ہم لوگ بیتی اس لیے ہیں کہ ہمارے اخلاق خراب ہیں, اے شیخ ہم نے گناہ تو چھوڑ دیے, شریف پردہ کر لیے, ہمارے اخلاق ہمارے خراب ہیں. تو آپ بتا دیجئے, ان کی باتوں پر عمل کریں, دیکھیں کیسے صحیح ہوتے ہیں. جس شخص کا مزاج غیر معتدل ہو یہ شخص صاحب نسبت نہیں ہو سکتا, کیونکہ حقوق العباد میں وہ ظالم بن جائے گا, اس سے سب لوگ خائف رہیں گے. رحمت للعالمین صلی اللہ علیہ وسلم کی شان رحمت اس میں نہیں ہوگی, اس میں ارحم امتی بھی امتی کی شان بھی نہیں ہوگی. حضرت ابو بکر صدیق کے بارے میں آتا ہے رضی اللہ تعالیٰ عنہ کہ امت میں سب سے زیادہ رحمت والے تھے, وہ ذرا سی دیر میں بالکل جان دینے کے لیے تیار ہوگا کہ اے شیخ آپ پہ جان, آپ پہ سب پہ جان فدا, بس ذرا سی دیر میں آستین بھی کھینچ لے گا اور ایسا زور سے شٹ اپ کرے گا اور غصے میں اس کی شکل بھی عجیب ہو جائے گی کہ وہ بالکل ہی دس از اے ویری ویری ڈاگ معلوم ہوگا. اس لیے عرض کرتا ہوں, ہمارے بزرگوں نے کہا ہے صحت کی حفاظت کے لیے سر پر تیل کی مالش بھی کریں, بکری یا گائے کا دودھ بھی پئیں, خمیرے بھی کھائیں اور نیند کو ہرگز کم نہ ہونے دیں. جتنے لوگ پاگل خانوں میں ہیں ان سب کی سب سے پہلے نیند کم ہوئی, لہٰذا نیند میں کمی نہ ہونے دیں, اس کے خشکی بڑھ جاتی ہے. کیونکہ حضرت والا حکیم بھی تھے اور حکیم سعید کے لیول کے حکیم تھے حضرت والا, مگر وہ حکیم ہی چھوڑ کے اللہ کے حکیم بن گئے, اللہ کی محبت میں عارف باللہ بن گئے حضرت والا, اللہ کو پہچاننے والے. اس سے خشکی بڑھ جاتی ہے اور آخر میں پھر نفسیاتی بیماری ہو جاتی ہے. اور ہم نے گدو بندر حیدرآباد میں دیکھا ہے, جب حضرت کے ساتھ واپسی ہو رہی تھی حیدرآباد سے کراچی, تو ایک صاحب نے دکھایا, حضرت والا رحمۃ اللہ کے ساتھ بھی دیکھا تھا, پھر حضرت عیسیٰ رحمۃ اللہ کے ساتھ بھی دیکھا تھا, اور جو ہے خود بھی دیکھتا رہتا ہوں, پھر حضرت فیروز عبداللہ محمد صاحب کا تو عالیہ کے ساتھ بھی گاڑی میں واپسی ہو رہی تھی کراچی کے لیے, تو حضرت نے دکھایا تھا, دیکھو بھائی یہ گدو بندر ہے, حیدرآباد بہت بڑا پاگل خانہ ہے حیدرآباد میں. تو اکثر لوگ پھر نفسیاتی ہاسپٹل میں داخل ہونا پڑتا ہے اور پھر اللہ پناہ میں رکھے مزاج بہت وہمی ہو جاتا ہے, بلا وجہ کے وسوسے آنے لگتے ہیں. اس لیے اللہ نے اللہ سے اپنے لیے, آپ لوگوں کے لیے, سب کے لیے چاہتا ہوں کہ اللہ تعالیٰ ہم سب کو غرق ہو کر نیند عطا فرمائے, زبردست نیند عطا فرمائے, بہت بڑی نعمت ہے. وہ چٹتی پچٹتی نیند نہیں کہ ہر دو گھنٹے میں آنکھ کھل رہی ہے. ہمارے شیخ شاہ عبد الغنی صاحب رحمۃ اللہ فرماتے تھے, جب حکیم الامت تھانوی رحمۃ اللہ کے بہت اچھی نیند آتی تھی, اس کا نام ہے گہری نیند, جس کو ڈوب کر نیند بھی کہتے ہیں, تو حضرت جب سو کر اٹھتے تھے اور دماغ خوب تازہ ہو جاتا تھا تو فرماتے تھے الحمدللہ خوب غرق ہو کر نیند آئی, الحمدللہ خوب غرق ہو کر نیند آئی. دیکھیے اللہ والوں کے الفاظ میں کتنا نور ہے, الحمدللہ خوب غرق ہو کر نیند آئی. حکیم الامت کی ظہر سے لے کر عصر تک مجلس ہوتی تھی, ابتدا میں یہ حال تھا کہ بعض دن کوئی بھی نہیں آیا, پر حضرت کی شان استقامت دیکھیے کہ ظہر سے عصر تک اکیلے بیٹھے رہے اور فرمایا ہمارا کام دکان لگانا ہے, گاہک بھیجنا اللہ کا کام ہے, ہم محبت اور معرفت کی دکان لگائے بیٹھے ہیں. یہ نہیں کہ جب دو تین دن دیکھا کہ کوئی نہیں آیا تو بس سب چھوڑ دیا, نہیں بیٹھے رہو. حضرت کا وہ زمانہ بھی گزرا کہ ایک شخص بھی نہیں آیا, لیکن حکیم الامت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ نے ظہر سے عصر تک اپنا پورا وقت دیا اور اللہ سے اپنی اجرت اور مزدوری لے لی. آپ بتلائیے اگر آفیسر صاحب دفتر میں کرسی پر بیٹھا رہے, اس کے پاس کوئی کام لینے والا بھی نہ آئے, تو اس کو تنخواہ پوری ملے گی یا نہیں ملے گی؟ لیکن اگر صاحب سیٹ ہی سے غائب ہو تو ڈائریکٹر صاحب کی فائل میں بھی چارج شیٹ لگ جاتی ہے, جواب طلبی ہو جاتی ہے کہ سیٹ چھوڑ کر کیوں غائب ہو گئے. تو میرے شیخ شاہ عبد الغنی صاحب رحمۃ اللہ مجھ سے فرمایا, یعنی حضرت والا رحمۃ اللہ سے فرمایا کہ جب میں تھانہ بھون میں حکیم الامت تھانوی رحمۃ اللہ کی خدمت میں جاتا تھا تو ظہر سے عصر تک کھڑے ہو کر حضرت کے سر پر تیل کی مالش کرتا تھا, کھڑے ہو کر. ظہر سے عصر کتنا وقت ہوتا ہے پاکستان میں؟ تو بہت وقت ہوتا ہے. بتائیے گرمیوں میں ظہر سے عصر تک کتنے گھنٹے ہوتے ہیں؟ تو حضرت دو ڈھائی گھنٹے کھڑے ہو کر تیل مالش کرتے تھے. حضرت شاہ عبد الغنی صاحب پہلوان تھے, میں اپنی پہلوانی کو اللہ پر فدا کیا, ذکر و تلاوت اور شیخ کی خدمت پر فدا کیا. جب عصر کی اذان قریب ہوتی تو حکیم الامت اپنے سر پر ہاتھ لگا کر دیکھتے کہ تیل جذب ہوا یا نہیں, پھر میرے شیخ سے یعنی تیل مالش کرنے والے سے فرماتے تھے ماشاء اللہ, یعنی خوب جذب ہو گیا. سبحان اللہ, میرے شیخ کا کیا جذبہ خدمت تھا. حضرت بہت بڑے عالم تھے, ناظم آباد میں 1960 میں حضرت تشریف لائے, یعنی شاہ عبد الغنی پھولپوری رحمۃ اللہ علیہ, اور 1963 میں انتقال ہوا, 3 سال میں انتقال ہو گیا کراچی میں. اللہ نے میرے شیخ حضرت پھولپوری رحمۃ اللہ کو مقام دیا تھا کہ آنکھوں سے اختر نے دیکھا کہ حضرت کی خدمت میں بڑے بڑے علماء جیسے مولانا احتشام الحق تھانوی رحمۃ اللہ علیہ, مفتی اعظم پاکستان مفتی شفیع صاحب رحمۃ اللہ علیہ, مولانا ظفر احمد عثمانی صاحب, مولانا یوسف بنوری رحمۃ اللہ حاضر ہوتے تھے نازم آباد میں. تو حضرت پھولپوری رحمت اللہ کا اتنا بڑا مقام تھا لیکن اپنے پیر کی کیسی خدمت کی کہ ریل چل رہی ہے اور ریل میں بھی حضرت اپنے شیخ کی خدمت کر رہے ہیں. جب حکیم الامت نے پیرانی صاحبہ کے آپریشن کے لیے تھانہ بھون سے قنوج سفر فرمایا تو کچھ مریدین نے عرض کیا کہ حضرت ہم بھی آپ کے ساتھ چلنا چاہتے ہیں, اجازت عطا فرما دیجئے. تو حکیم الامت یعنی مجدد ملت کی بات سنائی جا رہی ہے, یہ اجازت دیتے ہوئے فرمایا جی ہاں شیخ کے ساتھ کبھی سفر بھی کرنا چاہیے, بہت فائدہ ہوتا ہے. تو میرے شیخ اور خواجہ صاحب اور بہت سے علماء حضرات اپنے شیخ اور مرشد کے ساتھ ہو گئے. ریل میں بھی حضرت شاہ عبد الغنی صاحب رحمۃ اللہ, حضرت تھانوی رحمۃ اللہ کے سر میں تیل کی مالش کرنے لگے. میرے شیخ پان تمباکو بہت کھاتے تھے, یعنی حضرت پھولپوری رحمۃ اللہ پان تمباکو کھاتے تھے, اور مجھ سے فرماتے ہیں میں تمباکو کھاتا نہیں ہوں, بھکوستا ہوں. مقدار کی زیادتی کی وجہ سے اس کا نام یوپی کی زبان میں کھانا نہیں بلکہ بھکوسنا تھا. اور فرماتے تھے عام لوگ تو تمباکو کو یوں کھاتے ہیں چٹکی بھر تھوڑا سا, اور میں یوں لیتا ہوں مٹھی بھر کر. تو حکیم الامت تھانوی رحمۃ اللہ کا سر دباتے وقت شاہ عبد الغنی صاحب کا منہ حضرت کے قریب ہوا تو تمباکو کی بو کا اثر شیخ کو محسوس ہوا. تمباکو کی بو ہوتی ہے, اسمیل ہوتی ہے, حضرت تھانوی رحمۃ اللہ کو محسوس ہوئی. وہ کتنے حساس لوگ تھے حضرات, لیکن چونکہ حضرت تھانوی رحمۃ اللہ میرے حضرت کا بے حد اکرام فرماتے تھے, میرے پیر و مرشد کو شاہ لکھتے تھے, اور محبی و محبوبی شاہ عبد الغنی صاحب سلمہ اللہ تعالی و کرمہ کے الفاظ تحریر فرماتے تھے, اور جب حضرت تھانہ بھون حاضر ہوتے تھے تو حکیم الامت مجدد ملت حضرت پھولپوری رحمۃ اللہ کے لیے کئی قدم آگے بڑھ کر اپنے مرید و خلیفہ سے ملاقات کرتے اور سینے سے لگا کر فرماتے تھے اے آمدنت باعث صد شادی ماں, یہ فارسی کا لفظ ہے, اے عبد الغنی تمہارے آنے سے مجھے 100 خوشیاں حاصل ہوئیں. سبحان اللہ, یہ شان تھی میرے شیخ کی. ایک دفعہ حضرت نے مجھ سے فرمایا کہ میں نے حکیم الامت کو خط لکھا کہ کیا مجھے تھانہ بھون آنے کی اجازت ہے. حکیم الامت نے لکھا آپ کو اجازت آنے کی نہیں, اجازت چھ معنی بلکہ اشتیاق. یعنی میں آپ کا خود مشتاق ہوں. ایسے بھی مرید ہوتے ہیں کہ پیر ان کا مشتاق ہوتا ہے. اللہ تعالی ہم سب کو ہمارے شیخ کی محبت اور عنایت نصیب فرمائے. تو حکیم الامت مجدد ملت حضرت تھانوی رحمۃ اللہ کے سر کی مالش کرتے ہوئے میرے حضرت کا منہ ان کے قریب ہوا تو حکیم الامت مولانا شاہ شفری صاحب تھانوی رحمۃ اللہ کا محسوس ہوا کہ مولانا عبد الغنی پھولپوری رحمۃ اللہ تمباکو کھاتے ہیں. حضرت نے اور تو کچھ نہیں فرمایا, بس ایک جملہ ارشاد فرمایا, تمباکو جو ہے دماغ کو نقصان پہنچاتی ہے. بس وہ جملہ کیا تھا, حضرت نے نام بھی نہیں لیا کہ مولانا عبد الغنی آپ تمباکو چھوڑ دیجئے. عجیب بات, ایسے لائق مریدین, اتنے بڑے اللہ والے, بہرحال نام بھی نہیں لے کے آپ تمباکو چھوڑ دی, بس یہ جملہ ارشاد فرمایا تمباکو جو ہے دماغ کو نقصان پہنچاتی ہے. حضرت سے پوچھا بھی نہیں کہ کیا آپ تمباکو کھاتے ہیں یا نہیں کھاتے, صرف اتنا جملہ ارشاد فرمایا کہ تمباکو جو ہے دماغ کو نقصان پہنچاتی ہے. بس میرے شیخ نے فوراً تمباکو چھوڑ دیا, حالانکہ حضرت اتنا زیادہ تمباکو کھاتے تھے جس کا نام بھکوسنا ابھی آپ نے سنا. اس کو کہتے ہیں شیخ کی محبت. کیا آج ہمارا منہ ہے محبت کا نام لینے کا, ہم لوگ تو بس محبت کا نام جانتے ہیں. محبت تو وہ چیز ہے جو جان کی بازی لگوا دیتی ہے. گناہوں میں کیا رکھا ہے, گناہ وغیرہ چھوڑنا تو بالکل معمولی چیز ہے. اسی سفر کے دوران ایک اسٹیشن پر ایک آدمی کھیت کے ہرے ہرے چنے بیچ رہا تھا. سمجھ رہے ہیں آپ لوگ, ہرا چنا یہ ابلا ہوا نہیں ہوتا, کھیت کے تازہ ہرے ہرے چنے ہوتے ہیں. سب نے خرید لیے, اس کو چھیل کر کھانے لگے. حکیم الامت تھانوی رحمۃ اللہ نے فرمایا بھائی مولانا عبد الغنی تو میرے سر پر تیل کی مالش کر رہے ہیں, اس وقت ہماری سرپرستی میں مشغول ہیں, لہٰذا آپ لوگ چنے چھیل کر ان کے منہ میں ڈال دیجئے, کیونکہ ان کے دونوں ہاتھ میرے سر پر تیل مالش میں مشغول ہیں. اب سب لوگ جو ہیں چنے چھیل چھیل کر میرے شیخ حضرت پھولپوری رحمۃ اللہ کے منہ میں ڈالنے لگے. میرے شیخ کو چھلا ہوا مال ملنے لگا. یہ ہوتا ہے خدمت پیر کا انعام. پھر حکیم الامت نے فارسی کا ایک مصرع پڑھا, دیوانہ باش تا غمے تو دیگرا خورند, دیوانے بن جاؤ تو تمہارا غم دوسرے اٹھائیں گے. مگر کس کے دیوانے بنو, ارے ظالم اللہ کے دیوانے بنو, اصلی دیوانے بنو, آرٹیفیشل مصنوعی نہیں. یعنی اللہ کا جو دیوانہ بن جاتا ہے ساری مخلوق اسی خدمت میں مصروف ہو جاتی ہے. دیوانہ باش تا غمے تو دیگرا خورند خورند, جیسے مولانا عبد الغنی شیخ کی محبت میں مصروف ہیں دوسرے ان کے منہ میں چنے چھیل چھیل کر دے رہے ہیں. تو دوستوں ساری دنیا آپ کو پیار کرے. یہ بہت درد بھر جملہ ہے, حضرت والا کا الہامی مضمون ہے, بہت غور سے سنیے گا. सारी दुनिया आपको प्यार करे, आपको एयर कंडीशन मुबारक हो, हीटर मुबारक हो, मर्सिडीज की गाने मुबारक हो, गाड़ियां मुबारक हो, बैंक बैलेंस मुबारक हो, शामी कबाब बिरयानी S5 S6 S7 10 टनाटन जो नए नए मोबाइल आ गए तुम्हें मुबारक हो। लेकिन वल्ला मैं कसम खाकर मस्जिद में ऐलान करता हूं, जब तक हम अल्लाह को याद नहीं करेंगे और मालिक को खुश नहीं करेंगे हम खुशी नहीं पा सकते। बताइए खुशी कौन पैदा करता है? अल्लाह ताला पैदा करता है ना। तो खुशी पैदा करने वाले को जो नाराज करेगा उसके गम के आलम का क्या आलम होगा? नजर झुका के क्यों बैठे हो पागल? ये नजर झुकाने का वक्त है। जब हसीना आती है तो आंखें फाड़ फाड़ के देख रहे होते हैं, और जब शेख बयान कर रहे थे दर्द दिल से अल्लाह के फजल से अल्लाह की इनायत से हजरत की दुआएं लेकर आ रहा हूं और आप नजर झुका के बैठे हैं। फरमा रहे हैं जो अल्लाह जो खुशी पैदा करने वाले को जो नाराज करेगा उसके गम के आलम का क्या आलम होगा, और जो खुशी पैदा करने वाले को खुश रखता है उसकी खुशी के आलम का क्या आलम होगा। अख्तर इसको बयान नहीं कर सकता, इसलिए दर्द भरे दिल से अर्ज करता हूँ कि अल्लाह से अल्लाह को मांग लो। हम दुनिया की बहुत चीजें मांगते हैं, कपड़े मांगते हैं, गाड़ियां मांगते हैं, जॉब मांगते हैं। मुबारक है वो बंदे जो अल्लाह से अल्लाह को मांग रहे हैं, अपने अल्लाह से अल्लाह को मांग रहे हैं, जिसको हमारे हाजी साहब शेखुल अरब अल अजम हाजी इमदादुल्लाह महाजिर मक्की रहमतुल्लाह ने गिलाफ काबा पकड़कर खुदा से अर्ज किया था। ये दादा शेख बांग्लादेश वालों ने जब बयान फरमाया, हज़रत शाह अब्दुल मतीन साहब कातम आलिया ने, हज़रत मौलाना शाह अब्दुल मतीन साहब कातम आलिया ने, तो ये शेर भी अभी पढ़ा था जुमेरात के दिन कि कोई तुझसे कुछ कोई कुछ मांगता है, इलाही मैं तुझसे तलबगार तेरा, ए अल्लाह मैं तुझसे तुझी को मांग रहा हूँ, क्या इससे बढ़कर कोई दुआ हो क्या उससे बढ़कर कोई दुआ हो सकती है? कोई बेटा अपने अब्बा से मोटर मांग रहा है, कोई बेटा अपने अब्बा से क्लिफ्टन में बंगला मांग रहा है, कोई बेटा अपने अब्बा से कोई बड़ा प्लॉट मांग रहा हो, लेकिन एक बेटा कहता है अब्बा हम आपसे आप ही को मांगते हैं। आह क्या मुबारक बच्चा है। तो मुबारक है वो बंदे हैं जो अल्लाह से अल्लाह को मांगते हैं। जब अल्लाह मिल जाएगा तो क्या कुछ नहीं मिलेगा। ये ख्वाजा साहब का शेर है, जो तू मेरा तो सब मेरा, फलक मेरा जमी मेरी। असल में हम अल्लाह को साथ नहीं रखते ना, इसलिए दुनिया की तरफ नजर जाती है। अल्लाह को अल्लाह से मांग लें और अल्लाह मिलेगा अल्लाह वालों की जूतियां उठाने से, यानी उनकी उनकी उनकी तालीमात पर अमल करने से, उनको खत लिख के उनको जो इतला की जाए जो जवाब आए उस पर अमल करने से। जो तू मेरा तो सब मेरा, फलक मेरा जमी मेरी, अगर एक तो नहीं मेरा तो कोई शय नहीं मेरी। जिस तरह से मछली को पानी में चैन मिलता है, ऐसे ही अल्लाह के नाम के सदके में दिलों को चैन मिलता है। अल्लाह ताला जो दिल पैदा करता है, जो माओं के पेट में दिल बनाता है, इस अल्लाह ने कुरान पाक में ऐलान कर दिया, अला बिज़िक्रिल्लाहि तत्मइन्नुल क़ुलूब, ऐ दुनिया वालों कानों से गफलत की रुई निकाल दो, खूब गौर से सुन लो, सिर्फ अल्लाह ही की याद से तुम्हें चैन नसीब होगा। अगर दुनियावी असबाब में चैन होता तो अमरीका जैसे अमीर मुल्क में बड़े बड़े मालदार खुदकुशी ना करते, जबकि आज तक किसी वलीउल्लाह ने खुदकुशी नहीं की। और जिसको खुदकुशी का ख्याल आ रहा है, हज़रत फरमाते हैं कि जिसको आता है खुदकुशी का ख्याल, मायूसी का ख्याल, ये जरूर किसी गुनाह में मुब्तला है। ये शख्स तौबा करे सच्चे दिल से, वरना दिल में इसके बाहर होती है खुदकुशी का सोचता है। मैं सारे आलम को चैलेंज करता हूँ, दुनिया कुफर और यूरोप को भी ऐलान करता हूँ, साबित करें दुनिया में किसी वलीउल्लाह ने कभी खुदकुशी की हो। जिसके दिल पर अल्लाह का हाथ हो वो दिल कभी बेचैन बेकरार नहीं हो सकता। आह एक शेर अगर लोमड़ी से कह दे, ए लोमड़ी तेरी पीठ पर मेरा हाथ है, रू बहे के हस्त ओरा शेरे पुश्त। मौला रूमी जलालुद्दीन रूमी रहमतुल्लाह मसनवी मौला रूम में फरमाते हैं, अगर कोई शेर किसी लोमड़ी के पीठ पर हाथ रख दे, घबराना मत मैं तुम्हारे साथ हूँ, तो लोमड़ी एक घूंसे से चीतों का कल्ला तोड़ देगी। तो जिसके दिल पर अल्लाह की रहमत का साया हो वो खुदकुशी कर सकता है। जालिम मेरा एक शेर सुन लीजिए, हजरत वाला का दर्द भरा शेर है, इसको अक्सर मैं पढ़ता रहता हूँ मुफ्ती अमन साहब की आवाज में। जिंदगी पुर कैफ पाई गरचे दिल पुर गम रहा, उनके गम के फैज से मैं गम में भी बेगम रहा। जिंदगी पुर कैफ पाई गरचे दिल पुर गम रहा, जिंदगी पुर कैफ पाई गरचे दिल पुर गम रहा, उनके गम के फैज से मैं गम में भी बेगम रहा। और अल्लामा सैयद सुलेमान नदवी रहमतुल्लाह का शेर है, تیرے غم کی جو مجھ کو دولت ملے غمے دو جہاں سے فراغت ملے اللہ کی محبت کا ایک ذرہ غم اللہ کی محبت کا ایک ذرہ درد اگر ہمیں عطا ہو جائے تو دونوں جہان کے سلاطین کی سلطنت ہماری نگاہوں سے گر جائے گی سورج و چاند ہمیں پھیکے نظر آئیں گے اللہ کے نور کے سامنے بے نور ہوں گے کیونکہ سورج و چاند بھی اللہ کے بھیک مانگے ہیں سورج و چاند کی روشنی اللہ کی بھیک ہے جس کے دل میں اللہ خود آتا ہے اس کے دل کے عالم کا کیا عالم ہوگا خواجہ عزیز الحسن مزدور رحمۃ اللہ اپنے شعر میں فرماتے ہیں یہ کون آیا کہ دھیمی پڑ گئی لو شمع محفل کی ارے پتنگوں کے عوض اڑنے لگیں چنگاریاں دل کی تو میں عرض کر رہا تھا اللہ نے جو فرمایا اللہ تعالیٰ نے میرے نام سے تمہیں دلوں کو چین ملے گا اطمینان کی زندگی ملے گی سکون کی زندگی ملے گی لیکن اللہ کا نام لینے کے معنی لوگ نہیں سمجھتے اس لیے اس کی تفسیر ضروری ہے اللہ کا نام لینے کا مطلب نہیں کہ اللہ اللہ بھی کر رہا ہے اور بتوں کو خوش کرنے کی بھی فکر ہے یعنی لڑکیوں کو لڑکوں کو فیس بک یوٹیوب کو فیس بک کی چیٹنگ کے لیے ٹائم ہے اور یوٹیوب کی تصویریں دیکھنے کی ٹائم ہے اللہ والوں کو میسج اور فون اور ای میل کرنے کے لیے وقت نہیں ہے ان کے پاس رام رام جپنا پرایا مال اپنا رام رام جپنا یعنی جھپٹنا رام رام اور پرایا مال اپنا یعنی جس کو جو چیز جہاں سے ملی لے لی کسی کی گھڑی لے لی کسی کا پیسہ لے کر خوب کوفتے کھائے اور کسی نے لائف سیونگ سرٹیفکیٹ لیا ہوا ہے وہ سود پہ اکاؤنٹ کھلوایا ہے پیسے آ رہے ہیں ایچ ایف وی سی سم سینس لون لے کے بینک اور جو ہے اپنا گھر بنوا لیا اور پھر حرام گھر میں رہ رہے ہیں وہاں پہ کیسے سکون ملے گا بھائی اور پھر اس کے انتقال ہو گیا اور پورے گھر میں اب جائیداد بچوں میں تقسیم ہو رہی ہے حرام کی ایسے فتوی حضرت مفتی صاحب کے پاس آئے ہیں ابھی عجیب مت کسی طرح گھر بنا لوں اثر صاحب دامن قادم علی حضرت کے خلیفہ بہت پرانے جوانی سے ساتھ رہے وہ فرمایا تھا کہ ضروری تھوڑی ہے کہ ہر انسان گھر بنا لے کوئی ضروری تھوڑی ہے کہ گھر بنانا ضروری ہے کوئی بہت سے اولیاء اللہ ایسے جھوپڑی میں رہتے تھے بہت سے اولیاء اللہ ایسے کرایہ دار پہ رہے پوری زندگی گھر بنانا کوئی فرض ہے کیا اللہ کا تقویٰ فرض ہے بھائی تو فرمایا کہ کسی کا پیسہ لے کر خوب کوفتے کھائے اس کے بعد اسے ادا کرنے کی کوئی فکر نہیں قرضہ لے کے بھاگ گئے حقوق العباد شریعت میں بہت اہم ہیں یہ ہمارے سلسلہ تھانوی کا امتیازی طرح ہے یہ کہیں نہیں ملے گا آپ دیکھ لیجئے کسی سلسلے میں یہ باتیں نہیں ملیں گی کہ اگر کسی کا ایک پیسہ بھی لو اسے ڈائری میں نوٹ کر لو یہ جو پیسہ ادھار لیا ہے اسے فلاں وقت لوٹانا ہے وہ وقت بھی لکھ لو مثلا دو مہینے کے لیے ادھار لے رہا ہوں اور اگر دو مہینے بعد نہیں دے سکو تو جس سے ادھار لیا ہے اس کو خط لکھو کہ معافی چاہتا ہوں آپ کا قرض وقت پر نہیں دے سکتا آپ سے تھوڑی سی مزید مہلت چاہیے اس سے اس کو آپ کی شرافت کا احساس ہوگا اور وہ یہ بھی سمجھ لے گا کہ نہایت دیندار ہے خالی نماز روزہ نہیں کرتا بندوں کا حق بھی ادا کرنا جانتا ہے اس شخص کے لیے بغیر لکھے سونا جائز نہیں ہے جس نے ادھار لیا ہو کیونکہ ہو سکتا ہے صبح اٹھنا نصیب ہی نہ ہو تو وارثین دیکھ لیں گے فلاں سے اس نے قرضہ لیا ہے تو اس کو ادا کر دیں گے اپنے دماغ پر کوئی بھروسہ مت کرے مم مات من غیر وصیت مات میتتا جاہلیتا جو شخص بلا وصیت مرتا ہے اس کے لیے جاہلیت کی موت کی بہت سخت وعید ہے حضرت عیسیٰ رحمۃ اللہ کے پاس وصیت نامہ جیب میں رکھتے تھے حضرت عیسیٰ رحمۃ اللہ نے اپنی ساری اور ایک صاحب کو لکھوایا ہوا تھا سربراہ حساب کتاب جو بھی حضرت عیسیٰ رحمۃ اللہ کا تھا پوری اپنی تیار رکھی تھی ہر چیز آپ لوگ حقوق العباد کے معاملات کو نوٹ کر کے رکھو سب صاف صاف لکھا ہو اگر کچھ نمازیں قضا رہ گئی ہیں ان کو بھی لکھ لو میرے ذمے اتنی نمازیں رہ گئی ہیں اتنے روزے رہ گئے ہیں تاکہ وارثین اگر دینا چاہیں تو اس کو دیکھ کر فدیہ ادا کر دیں اور گھر والوں کو بتا بھی دو یہ کاپی ہے ہمارے معاملات کی ہے میرے مرنے کے بعد اس سے معاملہ کیا جائے یہ دینداری کی بات ہے خدا کے خوف کی بات ہے تو جو شخص اللہ کی نافرمانی میں کسی درجے میں بھی مبتلا رہے گا تو اللہ کو یاد تو کر رہا ہے خوب اللہ اللہ کر رہا ہے ضربے لگا رہا ہے عمرے پہ بھی جا رہا ہے شیخ کے ساتھ بھی عمرہ کر رہا ہے اشراق بھی پڑھ رہا ہے اوابین بھی پڑھ رہا ہے تہجد بھی پڑھ رہا ہے لیکن نظر کی حفاظت نہیں کرتا جس حسین یا حسینہ یا نمکین یا نمکینہ کو چاہتا ہے دیکھ لیتا ہے کان سے گانے سننے سے احتیاط نہیں کرتا خوب اچھے اچھے نئے نئے گانے فلمی سانگ سن رہے پاگل ہے نالائق ہے کان اللہ کی امانت ہے اگر اسی وقت بہرا کر دے اللہ کان جو سانگ سنے گا کوئی مرد یا عورت ایف ایم پہ سن رہا ہے یا موبائل پہ سن رہا ہے یا یوٹیوب پہ گانے سن رہا ہے بڑے اچھی آوازیں لگ رہی ہیں کان میں سیسا ڈالا جائے گا پتا چلے گا اس شخص کو جو گانے سنتا ہے توبہ کرنی چاہیے اسے زبان سے غیبت کر رہا ہے ماں باپ سے بدتمیزی کرنے سے احتیاط نہیں کرتا غرض کسی گناہ میں ابتلا ہوگا تو پھر سمجھ لو یہ وہ مچھلی ہے جس کا کچھ حصہ تو پانی میں ہے یہ وہ فش ہے جس کا کچھ حصہ تو واٹر میں ہے اور کچھ حصہ باہر میں نکلا ہوا ہے سمجھ لو پھر اس کا پانی کے اندر والا حصہ بھی گرم ہو جائے گا یاد رکھو اس کو جتنا حصہ پانی میں اس کا مزہ بھی نہیں آئے گا کیا مطلب گناہوں کی وجہ سے اس کو اللہ تعالیٰ کے نام کی لذت و حلاوت کا پورا ادراک بھی نہیں ہو سکتا. جیسے جو مچھلی پانی میں 3/4 رہے گی, یعنی گردن تک تو پانی میں ہے, میں اس کا سر جو ہے دھوپ میں نکلا ہوا ہے یا دم دھوپ میں ہے, تو اس کو پانی کی ٹھنڈک کا صحیح مزہ نہیں ملے گا. مچھلی کو پانی کا پورا مزہ جب ملے گا جب بالکل غرق کے آب ہو جائے گی, یعنی اوپر نیچے دائیں بائیں پورا جسم گہرے پانی میں پہنچ جائے. کیوں؟ اس کے لیے کہ اگر وہ پانی کے اوپر رہتی یا اگر پانی کم ہے تو سورج کی شعاؤں سے جون کے مہینے میں سارا پانی گرم ہو جائے گا. جس تالاب میں 1-2 فٹ پانی ہوتا ہے تو پانی جون کے مہینے میں کھول کر اتنا گرم ہو جاتا ہے کہ مچھلیاں بے ہوش ہونے قریب ہو جاتی ہیں, اور گاؤں والے جا کر ہاتھ سے پکڑ لیتے ہیں, جال بھی نہیں ڈالنا پڑتا. تو یاد رکھو, ہم نے بھی ایسی جگہ بہت جگہ دیکھا, میں نے آپ لوگوں نے بھی دیکھا ہوگا, مچھلیاں اوپر آتی ہیں, بڑی بڑی مچھلیاں اوپر آ گئیں, وہ ایسا ہوتا ہے. تو یاد رکھو, جو اللہ کو کم یاد کرے گا اللہ کی یاد کے گہرے دریا میں نہیں رہے گا. شیطان اور اس کے چیلے بغیر جال کے اس کو پکڑ لیں گے. اور حضرت آج زبردست الہامی مضمون حضرت فرمایا, www کیا ہے؟ ورلڈ وائڈ ویب. ویب مانے جال, اور النساء حبائل الشیطان, عورتیں شیطان کا جال ہیں. تو www جتنے بھی ہیں ویب سائٹس پہ اکثر جو ہے فحاشی اور یعنی آ رہی ہے, یہ تو ان کے لیے ہے جو ویب سائٹس وغیرہ پہ بیان سنتے ہیں, کہ ان کے لیے جو مجبوری ویسے جو کمپیوٹر استعمال کرتے ہیں وہ پھر لائیو بیان سن لیں, تاکہ فحاشی والی جگہ گندی جانے سے بہتر ہے کہ اہل حق کی اولیاء اللہ کی باتیں سن لیں. اس لیے تو یہ www کیا ہے, ورلڈ وائڈ ویب ہے نا, یعنی پوری دنیا کا جال. اور جال میں کیا ہے, شیطانی جال ہے, عورتیں کو جال ہے, فیس بک پہ لڑکیاں ہر جگہ, لڑکیاں لڑکے لڑکیوں کا چکر چلا تھا, حسین لڑکوں کا چکر چل گیا, عورتیں لڑکوں کو دیکھ رہی ہیں, لڑکے لڑکیوں کو دیکھ رہے ہیں, لڑکے لڑکوں کو دیکھ رہے ہیں, لڑکیاں لڑکیوں کی فیشن دیکھ رہی ہیں, سب گناہ کبیرہ, اللہ کو ناراض کرنے والی چیزیں ہیں. تو ایسے نیٹ پہ لعنت بھیجنی چاہیے جس سے انسان بار بار مبتلا ہو رہا ہے. توبہ کرنی نہیں آتی ہے, توبہ میں کیوں مشکل, حضرت فرمایا توبہ میں کوئی پھاوڑا تھوڑی اٹھانا پڑے گا نہ کان کو ہاتھ لگانا ہے, بیٹھے بیٹھے دل سے توبہ کر لیں, اے اللہ میں آج سے ارادہ کرتا ہوں کہ نیٹ پہ فحاشی اور یعنی ننگی تصویریں نہیں دیکھوں گا, پکا ارادہ کرتا ہوں, ساری سائٹس وغیرہ سب بند کر دوں گا. اور بار بار مبتلا ہو رہا ہے تو شیخ کو, ہمارے حضرت کو بغیر نام کے عبداللہ کے نام سے ای میل کر دیجیے, آپ عبداللہ لکھ کے حضرت فیروز محمد صاحب دارو خاتم عالیہ کی ویب سائٹ پہ ای میل کر دیں. اپنا نام مت بتائیں کہ میں بار بار اس گندی تصویریں دیکھتا ہوں, آپ برائے کرم اس کا علاج بتائیں, پھر علاج بتائیں گے, عمل کر کے دیکھیں, دل نور سے بھر جائے گا. ایک بوڑھا شخص میرے سامنے حضرت کے پاس کل حاضر تھا ہفتے کے دن, بوڑھا شخص حضرت کے پاس آیا, حضرت فرمایا یہ لوگ ہوتے ہیں جن کو اللہ والا بننا ہے, پرانا. حضرت سے بولنے لگا ہاتھ پکڑ کے, حضرت دل میں گندے خیالات آتے ہیں, آپ اس کا علاج بتائیے. پھر حضرت فرمایا وہاں سے گندے خیالات کا پرچہ لے لیں اور اس پہ عمل کریں. پھر آج حضرت 11 والے بیان میں فرمایا تھے, ہاتھ پکڑ کے کہنے لگے, حضرت میں نے صرف ایک دفعہ پرچہ پڑھا, پرانے آدمی تھے نا, ہم لوگوں کو تو بار بار پڑھنا پڑے گا, پرانے پڑھا ہوا تھا, مگر آپ نے فرمایا بار بار پڑھو, 2-3 دفعہ پورے دن پڑھا, اب دل میں کوئی خیال نہیں آ رہا, دل نور سے بھرا ہوا ہے ماشاء اللہ. علاج کروایا نا اپنا, شرمائے تھوڑی, سب کے سامنے بتا دیے, مگر بتانا نہیں چاہیے, خط میں لکھیں ایسے گندے باتیں جو ہوتی ہیں, شیخ کو ڈائریکٹ نہ کہیں, ڈائریکٹ اکیلے میں کہہ دیں, سب کے سامنے نہ کہیں, اکیلے میں ہی مشورہ کر سکتے ہیں یا پھر ای میل کر دیں یا خط لکھ دیں. پریشان نہ ہونا چاہیے, یہ شیطان ڈالتا ہے. جو شخص زنا سے بچے گا, بدفعلی سے بچے گا, جو گندے کاموں سے بچے گا, شیطان اسی کو تو وسوسہ ڈالے گا. جو لوگ کر رہے ہیں ان کو تھوڑی وسوسہ ڈالے گا, ان کو مزے آ رہے ہیں, ان کو تو ان کو کہاں وسوسہ آئے گا, جو بچ رہے ہیں ان کو زیادہ وسوسے آئیں گے, وسوسوں سے پریشانی ہونا چاہیے. شیخ الحدیث مولانا زکریہ صاحب, تو بہرحال جو یاد رکھو, جو اللہ کو کم یاد کرے گا اللہ کی یاد کے گہرے دریا میں نہیں رہے گا, شیطان اور اس کے چیلے بغیر جال کے اس کو پکڑ لیں گے. اس لیے قلیل ذکر اللہ علامت نفاق ہے, ولا یذکرون اللہ الا قلیلا, قرآن شریف کی آیت ہے. یہ حقیقی منافق تو نہیں ہوگا, لیکن عمل منافقوں جیسا کر رہا ہے کہ اللہ کو کم یاد کر رہا ہے. شیخ الحدیث مولانا زکریہ صاحب رحمۃ اللہ فرماتے ہیں, جو شخص چاہے کہ منافقین کے رجسٹر میں اس کا نام نکل جائے, اس کو چاہیے اللہ کو خوب یاد کرتا رہے. لیکن خوب یاد کے معنی یہ نہیں کہ دماغ کو گرم کر لے اور نفسیاتی بیمار ہو جائے. اتنا ذکر جائز نہیں کہ جس سے دماغ گرم ہو جائے, نیند میں کمی ہو جائے. یاد کی دو قسمیں ہیں, یاد رکھو, یاد کی دو قسمیں ہیں, ذکر مثبت تھوڑا کر لو, یعنی ذکر منفی زیادہ کرو. ذکر منفی کیا ہے؟ گناہ سے زیادہ بچو. جس نے نظر کی حفاظت کی اور دل میں زلزلہ آیا اور دل کو دھچکا لگا تھا, اس کو دو نعمتیں حاصل ہوں گی. ایک تو سینکڑوں تہجد سے زیادہ نور عطا ہوگا, اور دوسرے ہے کہ اس کے قلب کو جو دھچکا لگا نا نظر بچانے سے, جس سے قلب کی دیواریں ہل گئیں اور کہیں کہیں شگاف بھی پڑ گئے, یعنی زبردست گڈھے پڑ گئے, تو اللہ تعالیٰ کی سرکاری حکومت اس کے قلب کی تعمیر فرمائے گی یعنی اللہ تعالیٰ سے انتہائی چین انتہائی سکون انتہائی اطمینان اور حلاوت ایمانی سے نوازش فرمائیں گے جیسے دنیا میں اگر کہیں زلزلہ آتا ہے تو اخباروں میں آ جاتا ہے کہ فلاں علاقہ زلزلے کی وجہ سے آفت زدہ قرار دے دیا گیا ہے وہاں کی مال گزاری معاف وہاں کے ٹیکس معاف جن کے مکانات متاثر ہوئے حکومت اپنی سیمنٹ بجری سے اور سرکاری پیسے سے ان مکانات کی تعمیر کرائے گی جو گناہ سے بچنے سے جو دل میں غم اٹھاتے ہیں جن کے قلب میں زلزلے سے شگاف یا جس کی وجہ سے ان کے قلب کی دیواریں ہل جاتی ہیں اس غم اور صدمے سے دل کو جو نقصان پہنچتا ہے تو اللہ تعالیٰ اس قلب کو آفت زدہ قرار دے کر اس کی تعمیر سرکاری خزانے سے کرتے ہیں یعنی اس کو عالم غیب سے حلاوت ایمانی عطا فرماتے ہیں بہت بڑی دولت ہے ابھی حضرت ہمارے ظہر کے بعد ہمارے حضرت کا دوبارہ بیان شروع ہو گیا بیٹھ گیا تھا میں عجیب بات فرمائی حضرت والا رحمۃ اللہ کی نئی کتاب آئی ہے ابھی اس کا خوشخبری ہے اس میں خوشخبری زبردست آخری میں بتاؤں گا اس میں بیان فرما رہے حضرت والا ایک تو یہ ہے حلوہ ایمانی ہوتا ہے ایک ہوتا ہے حلوہ پاخانی ایک ہوتا ہے حلوہ عصیانی ایک ہوتا ہے حلوہ طغیانی ایک ہوتا ہے حلوہ نافرمانی یہ سب ان حلووں سے بچ کے ہمیں حلوہ ایمانی کھانا ہے نظر بچا کر حلوہ پاخانی میں نہیں جانا ہے مطلب ظاہر سی بات ہے لڑکے لڑکی میں فدا ہوگا دل میں ایک برے خیالات ہی آئیں گے اس کو اب لوگ بولتے ہیں آپ نے پخانے کا نام نہیں دیا پوٹی لینے اس میں نہیں آتا پخانے میں ان کو بہت چل ہوتی ہے بچے نے پوٹی کر دی اور پخانہ کہہ دیا تو اس میں کیا ہے پیشاب خانہ تو اندر اللہ نے بھرا ہوا ہے ہمارے ہمیں تاکہ ہمیں اپنی اصلیت یاد رہے تاکہ امپورٹ کے بعد ایکسپورٹ بھی کرنا ہے ہم لوگ اور کتنے لوگوں کا پیشاب پخانہ بند ہوتا ہے چلاتے ہیں ہمارے خاندان میں صاحب کا تھا میں نے پہلے ہی بتایا تھا پیشاب بند ہو گیا تھا بیچارے ہاسپٹل میں ان کے ساتھ ہی تھا عیادت کے لیے خاندان کے تھے بہت قریبی رشتے دار وہ بوتل لے کے چلا رہے تھے ہائے پیشاب نہیں نکل رہا اتنی بڑی اللہ نے نعمت دی ہمیں صحت دی اس کو صحیح کو گناہوں میں کیوں برباد کرتے ہیں ہم لوگ فرما رہے ہیں حضرت والا اللہ تعالیٰ اس کو حلاوت ایمانی عطا فرمائیں گے اور ایسا قرب ایسی لذت ایسی مٹھاس عطا فرمائیں گے کہ سلطنت اس کی نگاہوں سے گر جائے گی سلاطین کے تخت و تاج آفتاب و چاند اس کی نگاہوں سے گر جائیں گے وہ شکر ادا کرتا ہے کہ اللہ آپ کا احسان ہے میں نے گناہ جیسی بری چیز گندی چیز چھوڑ دی اور میں آپ کو پا گیا جماد چند دادم جاں خریدم بحمد اللہ عجب ارزاں خریدم ہم نے گناہوں کے کنکر پتھر پھینکے اور آپ کو پا لیا آپ کا احسان و کرم ہے کہ آپ نے ہمیں اپنی جولی سے کنکر پتھر پھینکنے کی توفیق دی اور اپنے قرب سے نوازا ہمارے قلب کو حلاوت ایمانی عطا فرمائی تو میں عرض کرتا ہوں عربی کے بس دو تین پیج ہیں پورا آواز مکمل ہو جائے گا مواعظ اختر عربی گرامر میں حرف تنبیہ تین ہوتے ہیں الا اما ہا علماء دین اس کو جانتے ہیں قرآن پاک میں الا بذکر اللہ تطمئن القلوب الا کا کیا مطلب ہے ترجمہ میرے شیخ حضرت پھلپوری رحمۃ اللہ کا ہے فرمایا غفلت کی روئی کان سے نکال دو اور خوب غور سے سن لو کہ اللہ ہی کی یاد سے تمہارے دل کو چین ملے گا اللہ کا کتنا ذکر ہو مثبت منفی دونوں قسم کا ذکر ہو یعنی احکام کو بجا لاؤ نافرمانی گناہوں کو چھوڑ دو جو گناہ نہیں چھوڑتا وہ یاد منفی سے محروم ہے وہ یاد مثبت تو کر رہا ہے نماز روزہ تو کرتا ہے لیکن یاد منفی گناہوں سے نہیں بچتا یعنی نیگیٹو ذکر نہیں کرتا ہے وہ آپ بتائیے آپ پر اپنے ابا کا کیا حق ہے ابا کو خوش کرنا ان کی ناخوشی سے بچنا یہ باپ کا حق ہے تو کیا ربا کے دونوں حق نہیں ہوں گے جتنا ربا کو خوش کرنا ضروری ہے کیا اتنا ہی ان کی ناخوشی سے بچنا ضروری نہیں ہے ظالم ہے وہ شخص جو محبت کی ان دونوں اداؤں کو نہیں سمجھتا حضرت والا محبت میں ظالم فرما رہے ہیں محبت کے دونوں رخ ضروری ہیں تو انشاءاللہ جو دونوں طریقوں سے ذکر کرے گا جن باتوں سے اللہ خوش ہوتے ہیں ان کو اختیار کرے گا اور اللہ کو ناراض کرنے والے اعمال سے بچے گا تو اب اس کا ذکر کامل ہوگا اب اس کو انشاءاللہ اطمینان کامل نصیب ہوگا ایک صاحب نے حکیم الامت کو لکھا بہت سے لوگ لکھتے ہیں بزرگوں کو میں اللہ اللہ تو کرتا ہوں لیکن دل میں چین نہیں ہے اطمینان نصیب نہیں ہوا حضرت نے فرمایا تمہارا ذکر ناقص معلوم ہوتا ہے تم گناہوں میں ملوث معلوم ہوتے ہو اس لیے تمہیں چین کامل نہیں ملتا دل کے اطمینان کا وعدہ اللہ نے ذکر کامل پر فرمایا ہے اور ذکر کامل وہ ذکر ہے کہ اللہ کو خوش کرنے والے اعمال بھی کیے جائیں اور ناخوشی کے اعمال سے ہی بچا جائے تو جس کا ذکر کامل ہوگا اس پر اطمینان کامل مرتب ہوگا اب آپ بتاؤ کون کون اطمینان کامل چاہتا ہے آپ پورا چین چاہتے ہو یا آدھا چین چاہتے ہو تو پھر گناہوں سے بالکل سچی توبہ ہم سب لوگ کر لیں ابھی تو کر لیں بیٹھے بیٹھے جو سن رہے ہیں مرد عورت وہ بھی کر لیں سچے توبہ کرنے میں کیا ہے پکا ارادہ کرو کہ ہمیں اللہ کو ناراض نہیں کرنا ہے جان دے دیں گے وہ اللہ کو ناراض نہیں کریں گے انشاءاللہ تعالی اور پکا ارادہ کرو اگر پھر بھی نفس چور حرام لذت کو امپورٹ کرے گا درآمد کرتا ہے تو میں ظالم دشمن کے حلق میں انگلی ڈال کر حرام لذت کو نکال کر پھینک دوں گا اب آپ کہیں گے نفس کہاں نظر آتا ہے نفس کہتے ہیں مرغوبات طبعیہ غیر شرعیہ, یعنی نفس کی وہ خواہشات, طبیعت کی وہ خواہشات جن سے شریعت نے منع کیا, یوٹیوب فیس بک کو منع کیا کہ نہیں کیا, ایسی بری خواہشات کو ہرگز پورا مت کرو. جب آپ استغفار توبہ کر کے رونا شروع کریں گے تو آنکھوں کے سب گناہ جھڑ جائیں گے, ایک آنسو بھی اللہ کے خوف سے نکل جائے استغفار و توبہ اشک ندامت سے, کچھ نفلی جرمانوں سے آنکھوں کے سب گناہ نکل جاتے ہیں. تھوڑا سا نفلی جرمانہ بھی کرنا چاہیے, ورنہ نفس کہے گا ارے میاں اس بدو کو میں جانتا ہوں, اس کو استغفار کا سستا نسخہ ملا ہوا ہے, یہ توبہ کرے گا تین مرتبہ استغفر اللہ استغفر اللہ استغفر اللہ کہے گا, اس کے بعد پھر گناہ کر لے گا. اس لیے بزرگوں نے فرمایا جب کوئی گناہ ہو جائے تو کچھ نفلی جرمانہ بھی دو بھائی, کچھ مالی جرمانہ بھی ادا کرو, نفلی نمازیں ہی پڑھو. مثلاً بد نظری ہو جائے تو 5-10 روپیہ خیرات کرو, یہ اس زمانے کی بات تھی, پرانے زمانے کی, 5-10 کے کام نہیں چلے گا, 1000 روپے ہونے چاہیے. اور کچھ نفلی نماز ادا کرنے کا جرمانہ بھی نفس پر عائد کرو, مثلاً 4 رکعت یا 8 رکعت, یہ اس زمانے کی بات تھی. اب حضرت شیخ جس کو جو رکعت بتائیں اتنی پڑے گا, 20 رکعت یا 10 رکعت, جب شیطان کہے گا یہ تو بڑا ہی ہوشیار کلیور سالک ہے, کیونکہ اس نے گناہ کو تو استغفار سے معاف کرا لیا اور نفلوں سے اپنے خزانے میں نیکی بھی بڑھوا لی, یہ تو اپنا بزنس لاس یعنی نقصان میں جا رہا ہے, تو پھر شیطان بھی بھاگ جائے گا, ہماری تجارت تو خسارے میں جا رہی ہے, ہم نے طے کی اس طرح سے منزلیں, گر پڑے گر کر اٹھے اٹھ کر چلے, لیکن استغفار و توبہ سے اشک ندامت سے آہ و نالوں سے اللہ تعالیٰ سے معافی مانگتے رہیے, کیونکہ کوئی انسان کتنی کوشش کر لے کچھ نہ کچھ تو خطا ہو ہی جاتی ہے, لہٰذا اللہ سے گڑگڑائیے, توبہ کیجیے, استغفار کیجیے, لیکن یہ نفلی جرمانہ یہ نفلی نمازیں اپنے اوپر خود نہیں لگانی چاہیے, یہ شیخ اور مصلح کرے گا. کوئی شخص اپنی اصلاح خود نہیں کر سکتا, جیسے کوئی ڈاکٹر بھی اپنا آپریشن خود نہیں کر سکتا چاہے کتنا ہی بڑا سرجن ہو, اسے بھی اپنی پتھری نکلوانے کے لیے دوسرے ڈاکٹر کے پاس جانا پڑے گا. اسی طرح روحانی علاج معالجہ بھی ہے, کسی سالک کے لیے کون سا علاج مفید ہوگا, کتنی مقدار مفید ہوگی, کیا علاج نقصان دہ ہوگا, وہ ماہر فن معالج بتائے گا. ہر ایک کو ایک ہی طریق مفید نہیں ہوتا. طرق الوصول الی اللہ بعدد انفاس الخلائق, اللہ تعالیٰ تک پہنچنے کے اتنے طریقے ہیں اور راستے ہیں جتنی مخلوق کی حیات میں سانسیں ہوتی ہیں. اور ساتھ ساتھ ایک نسخہ بھی بتا رہا ہوں, نفس کو ایک انجیکشن بھی لگائیے, جب نفس گناہ کے لیے تقاضا کرے یا نماز میں سستی کرے تو تھوڑا سا خیال کر لو, ایک دن قبر میں لیٹنا ہے, وہاں کوئی وی سی آر, یوٹیوب, فیس بک, کوئی ٹیلی ویژن, ننگی تصویریں, ننگی گندی تصویریں, کوئی لڑکی یا لڑکا نظر نہیں آئیں گے, کئی من مٹی اوپر پڑی ہوگی, یعنی ہمارے اوپر مٹی ہوگی, اور جن اعضا سے آج گناہ کر رہے ہو ان اعضا کا وجود بھی نہیں ہوگا, بتائیے پورے جسم کو کیڑے کھا جائیں گے یا نہیں, اور قیامت کے یہی پارٹس, باڈی پارٹس اور اعضا تمہارے اوپر کیس بھی کریں گے, تمہارے خلاف مقدمہ دائر کریں گے, الٹا ہی معاملہ ہے. جن اعضا کی لذت کی خاطر, ان اعضا کو تو لذت ملتی ہے, ہاتھ کو, پیر کو, شرمگاہ کو, آنکھوں کو, زبان کو, اور غیبت کر کے, کانوں کو, گانے سن کے اعضا کو لذت مل رہی ہے نا, وہی اعضا اس بندے کے خلاف ہی گواہی دیں گے کورٹ کے اندر, اللہ کے کورٹ میں حاضری ہوگی ہم سب کی. لہٰذا ایک بات تو یہ بتانی تھی, جس قدر ہم لوگ اللہ کی فرمانبرداری میں کوشش کرتے ہیں اس سے زیادہ کوشش یہ کریں کہ گناہ سے بچیں, بس انشاءاللہ چین کامل مل جائے گا. دوسری چیز ہے حسن ظن کے بارے میں, خصوصاً اپنے مربی سے جس سے دین سیکھ رہے ہوں اس سے نہایت ہی حسن ظن رکھیے, یہ شیطان کا بہت بڑا حربہ ہے کہ دین سکھانے والوں کو شیخ کو مرید کی نظر میں حقیر دکھاتا ہے. محدث عظیم ملا علی قاری رحمت اللہ علیہ, یہ ان کی جنت المعلا میں قبر مبارک میں نے دیکھی ہے, فرما رہے ہیں جس نے اپنے دینی مربی کو حقیر سمجھا یا اس پر اعتراض کیا اس ظالم کو کبھی بھی فلاح نہیں مل سکتی. فلاح عربی زبان کا جامع لفظ ہے. میں نے محدث عظیم اللہ علی قاری کی مشکات کی شرح مرقات کا حوالہ پیش کرتا ہوں. من اعترض علی شیخی و نظر الیہ احتقارا لم یفلح ابدا, جس نے اپنے شیخ پر اعتراض کیا اس کو حقیر سمجھا وہ دنیا آخرت میں کامیاب نہیں ہو سکتا, بلکہ ایسے لوگوں کا مناسبت نہیں ہے تو ان کو یہاں آنا اپنے کو ضائع کرنا ہے, یہ اپنے کو ضائع کر رہا ہے, لہٰذا اپنی قلبی مناسبت کو تلاش کرو. حسن ظن تو شیخ اور مربی تو کیا ہر مسلمان سے رکھنا فرض ہے, جبکہ بدگمانی پر اللہ کو دلیل دینا پڑے گی, وہاں ثبوت کہاں سے پیش کرو گے. میرے شیخ شاہ عبد الغنی صاحب فرماتے تھے قیامت کے بدگمانی پر دلیل کا مقدمہ دائر ہوگا, اپنی اس بدگمانی پر دلیل پیش کرو اور نیک گمان پر مفت میں بغیر کسی دلیل کے ثواب ملے گا. سبحان اللہ, حضرت فرماتے تھے بہت بیوقوف بدھو نمبر ون ہے وہ شخص جو کسی سے بدگمانی کر کے قیامت کے دن اپنی گردن مقدمے میں پھنسائے, کیونکہ اللہ پوچھیں گے اس بدگمانی کی دلیل کیا ہے, اور حسن ظن سے فائدہ ہوتا ہے, نیک گمان پر مفت کا ثواب ملتا ہے. حاجی امداد اللہ مہاجر مکی اپنی کتاب ضیاء القلوب میں تحریر فرماتے ہیں, جس شخص کو اپنے دینی مربی اور شیخ سے جتنا زیادہ نیک گمان ہوگا اس کو اتنا ہی زیادہ فیض ملتا ہے. یہ جملہ یاد کر لو, جس شخص کو اپنے پیر اور مرشد اپنے دینی مربی اپنے شیخ سے جتنا زیادہ نیک گمان ہوتا ہے اتنا ہی اس کو فیض اور فائدہ ہوتا ہے. اس لیے حکیم الامت فرماتے ہیں اپنے شیخ سے ایسا گمان ہونا چاہیے کہ مجھے روئے زمین پر میرے شیخ سے بڑھ کر کسی سے فائدہ نہیں ہو سکتا. اپنے شیخ کو سب سے بڑا ولی اللہ سمجھنا ہم پر فرض نہیں ہے کہ میرے شیخ ولی اللہ ہیں بہت بڑے, یہ سب سے بڑے ولی اللہ تو ہیں, یہ تو ہو سکتا ہے کہ میرے شیخ سے بھی بڑا کوئی ولی اللہ ہو, لیکن اپنے شیخ سے یہ گمان رکھنا ضروری ہے کہ میرے شیخ اور پیر سے بڑھ کر میرے لیے دنیا میں اور کوئی مفید نہیں, میرے شیخ اور پیر سے بڑھ کر میری ذات کے لیے میری اصلاح کے لیے دنیا میں اور کوئی مفید نہیں. تو یہ بتا رہا ہوں, اپنے شیخ سے حسن ظن رکھو, بدگمانی کر کے اپنے پیر پر کلہاڑی مت مارو. جو شخص اپنے مرشد سے بدگمانی کرتا ہے گویا یہ شخص اپنے پیر پر کلہاڑی مار رہا ہے اور اپنے کو ہمیشہ کے لیے محروم کر رہا ہے. اللہ تعالیٰ ایسے لوگوں کو نادانی کو دور فرمائے, اللہ ان کو ہدایت عطا فرمائے, ان کو اس نالائقی اور بدگمانی پر نادم بھی فرمائے اور معافی مانگنے پر بے چین فرمائے. یہ دو باتیں ہو گئی. نمبر تین, یہ کبھی دل پر بلا اسباب بلا وجہ غم چھا جاتا ہے, کوئی غم ہے نہیں بلا وجہ چھایا ہوا ہے, حالانکہ اس کا کوئی سبب بھی نہیں ہوتا, کھانا مل رہا ہے, اچھے کپڑے پہنے ہوئے ہیں, دوست ہیں, احباب ہیں, اللہ والے ہیں, پھر بھی دل غم زدہ ہے, ہائے میں پریشان, جس کو دیکھو خط آ رہا ہے ہائے پریشان. ایسے موقع پر اللہ سے اس عنوان سے پناہ مانگو, معمولات صبح شام کتاب خرید لیجئے, نہیں ہے تو وہاں حضرت والا سے لے لیجئے, غرفہ سے مل جائے گی. یہ دعا بہت پیاری ہے, میرے شیخ صبح شام اس کو پڑھتے ہیں, فقیر بھی پڑھتا ہے. اللہم انی اعوذ بک من موت الہم و اعوذ بک من موت الغم. اے اللہ, میں ہم اور غم کی موت سے پناہ چاہتا ہوں. ہم اس شدید غم کو کہتے ہیں جو انسان کو پگھلا دے, اور غم تو غم ہی ہے, تو غم سے پناہ آئی ہے. اس کو موت سے تعبیر کیا گیا, یعنی موت اور غم میں فرق نہیں ہے. جیسے موت دباتی ہے ویسے ہی غم بھی بڑی خطرناک چیز ہے. اللہ سے غم کبھی مت مانگو, اللہ سے عافیت مانگو, غم کی موت سے پناہ مانگو اور سکون سے جینا مانگو. بس اب دعا کرو اللہ ہم سب کو چین اور سکون عطا فرمائے اور عافیت سے جینا نصیب فرمائے, ہر تشویش اور ہر فکر, ہر غم سے, ہر پریشانی اور مصیبت کی پریشانی سے بھی, اور معصیت کی پریشانی سے بھی بچائے, کیونکہ دونوں غم ہیں, چاہے مصیبت کا غم ہو یا گناہ کا غم ہو, لہذا دونوں غموں سے اللہ ہم سب کو عافیت نصیب فرمائے. آخر میں یہ بات ہے کہ ماشاءاللہ ہمارے پیارے شیخ شیخ اول عارف بلّہ شیخ العرب العجم مجدد زمانہ رومی ثانی پوری زندگی اللہ فدا کرنے والے میرے پیارے شیخ سراپا نورانی جو قبر مبارک میں ماشاءاللہ آرام فرمائے, انوارات میں اب مزے کر رہے ہیں. حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ جو مجدد اس صدی کے ہیں, 15ویں صدی کے, ان کی 800 صفحے کی کتاب سوانح کی یعنی ان کی بایوگرافی 800 صفحے کی چھپ گئی ہے ماشاءاللہ, جس کو ہمارے پیارے شیخ قطب زمانہ حضرت والا ہمارے محسن اختر ثانی حضرت والا حضرت شاہ فیروز عبداللہ میمن صاحب دارو قاتم عالیہ نے حضرت والا رحمۃ اللہ کے زمانے سے ہی سب چھوٹی چھوٹی ریکارڈنگ سے اور حضرت میر صاحب رحمۃ اللہ کے مشورے سے اور پھر حضرت میر صاحب رحمۃ اللہ کی جو باتیں جو حضرت میر صاحب رحمۃ اللہ نے حضرت والا کے بارے میں فرمائیں وہ سب جمع کر دیں, اور مولانا سہیل صاحب نے, طیب بھائی نے اور راحیل بھائی نے سب نے مل کر بڑی محنتوں سے یہ کتاب آئی ہے, اور اس کے پہلے پیج پہ لکھا ہوا اس کا نام ہے رشک اولیاء, یعنی اولیاء اللہ بھی جس پہ رش کریں, رشک اولیاء حیات اختر سوانح عارف بلّہ شیخ العرب العجم مجدد زمانہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ, کتاب تلی چھپ کر آئی ہے ماشاء اللہ, ابھی تو صرف چند نسخے آئے ہیں, اور اس کے بعد پھر انشاءاللہ پوری دنیا میں جنگل کی آگ کی طرح حضرت والا فرمائے اس کتاب کو پھیلانا ہے, یہ سب کو مفت ملے گی, مگر حضرت فرما رہے ہیں مفت میں چھپی نہیں ہے, لاکھوں روپے کی چھپوائی حضرت نے ماشاءاللہ, بائنڈنگ رہتی ہے, باقی خوب پیج وغیرہ سب چھپ گئے ہیں, صرف بائنڈنگ ہونے باقی ہے, باقی خاص علماء کے لیے آ گئی ہیں کتابیں, تو اس میں حضرت فرماتے ہیں جو اپنا حصہ لگائے تو اس کو انشاءاللہ تعالیٰ زبردست اس کو فائدہ ہوگا. یہ انفارمیشن ہے, کلیکشن نہیں ہے, کلیکشن نہیں ہے, اپنا حصہ لگانا چاہیے. پھر اس فقیر نے بھی ہم لوگ کچھ 1000 روپے دیے, تنویر صاحب نے بھی دیے, حیدرآباد کے دوستوں نے کچھ ماشاءاللہ پیسے بھجوائے, اور میں نے پھر حضرت والا کو پیش کیے, عبدالسمیم میاں نے بھی جمع کرایا, تنویر صاحب نے, اس فقیر نے بھی, اور بہت سے لوگوں نے ماشاءاللہ, بہت سی خواتین نے بھی پیسے بھجوائے حضرت والا کے پاس, خود حضرت نے اپنا 50,000 روپے ماشاءاللہ اس کتاب کے اوپر ہدیہ کیے. دوسروں کے پیسے بتا کر دوسروں کو عبرت ہوتی ہے, اس میں ریاکاری نہیں ہے, कुछ लोगों ने माशाल्लाह 5000 रुपए दिए, कुछ ने 3000, कुछ ने 200 दिए, मेरी अहलिया ने भी पैसे जमा कराए, कुछ ने 700 दिए, किसी ने 10 रुपए भी दिए। हजरत वाला के पास एक साहब है बहुत ही गरीब है, 10 रुपए उन्होंने दिए। हजरत फरमाया तुम्हारे 10 रुपए लोगों के लाख रुपए कबूल करेगा इंशाल्लाह ताला। 10 रुपए 20 रुपए नहीं देखने चाहिए, अपना हिस्सा लगाना चाहिए, क्योंकि पूरी दुनिया के औलिया अल्लाह के सरदार उनकी सवाने छपी है बड़ी खून तमन्ना से। और हजरत मेरे शेख कल इतना खुश थे उनकी खुशी का आलम ना पूछें। ईशा से पहले एक खुश होता है इंसान की मेहनत तो अल्लाह के फजल पे नजर होती है। फरमाया था कि मैं जामे सगीर की रवायत है, अपने आबाओ अजदाद को अपने बुरे अमाल से तकलीफ मत दो। तो शेख भी हमारे रूहानी आबाओ अजदाद हैं, तो उनको नेक अमाल की जब खबर पहुंचेगी कि हजरत वाला की किताब छपी है, हजरत मीर सारे उनको पहुंचेगी खबर फरिश्तों के जरिए, कितना खुश होंगे। तो कल शेख के चेहरे पर रौनक देखने वाली थी, खुशी होती है चेहरे पर, खुशी नजर थोड़ी आती। मैं भी बहुत खुश हुआ, मैंने हजरत को लिख के दिया, पर्चा लिख के दिया कि हजरत वाला का मेरे पास सातों सल्तनतें होती तो सातों सल्तनत इस किताब के ऊपर उठा देता मैं। जोशीला नहीं बिल्कुल होश में लिख के दिया, क्योंकि ये ऐसी किताब है इसको पढ़कर लोगों के अंदर जज्बा पैदा होगा। इस जमाने में भी ऐसे औलिया अल्लाह रहे जो इससे दीन पे चल के दिखाया उन्होंने, दुनिया में भी रहे। हजरत वाला माशाल्लाह तिब भी करते थे और फिर अल्लाह पे मर के भी दिखाया और कैसे अल्लाह ने जबरदस्त दीन का काम लिया। तो इस किताब को इंशाल्लाह सबको मुफ्त भी मिलेगी, बिल्कुल पानी की तरह किताब बहेगी, मगर इसमें अपना कुछ हिस्सा भी लगाना चाहिए। लाखों रुपए इस किताब की तकसीम में खर्च हुए हैं, ये सिर्फ इन्फॉर्मेशन है, कलेक्शन नहीं है। इनको 100 दफा गरज हो अपनी आखिरत की करेंसी आखिरत में ट्रांसफर करवाने की, वो जमा करवा सकते हैं, मुझे दे दें बताकर इस सवाने की मद में या नशर उशात की मद में मैं हजरत वालों को पेश कर दूंगा। और दुनियादारों पे हम यकीन कर लेते हैं, मशायख पे कोई बदगुमानी ना करे कि नाऊज़ बिल्ला पैसे खा जाते होंगे, ऐसा कैसे हो सकता है नाऊज़ बिल्ला। अल्लाह ताला बहरहाल ये अल्लाह वाले हमारे मोहसिन होते हैं जो हमारी करेंसी को ट्रांसफर करवा देते हैं, वरना यही पैसे कहीं और खर्च हो जाएंगे। देख लीजिए पैसे अगर हमने दीन पे खर्च नहीं किए, हदीस में आता है, मैं दोस्तों को बताते रहता हूँ, इन तंसुरुल्लाह यंसुरकुम, तुम अल्लाह के दीन की मदद करो अल्लाह तुम्हारी मदद करेगा। हजरत वाला ने मदीना शरीफ में फरमाया था, मदीना शरीफ में गालबन कोई किताब इस्तफा के समरात तकसीम होनी थी, तो मस्जिद नबी शरीफ में हजरत वाला की रिकॉर्डिंग हुई है, मैंने सुनी है। हजरत वाला ने अपने दोस्तों से उलमा बैठे हुए थे, कुरान से मुदल्लल फरमाया, इन तंसुरुल्लाह यंसुरकुम, तुम अल्लाह के दीन की मदद करो अल्लाह तुम्हारी मदद करेगा। और यंसुरकुम फौरन ने वाओ भी नहीं लगाया, इन तंसुरुल्लाह यंसुरकुम, तुम जैसे ही अल्लाह के दीन की मदद करोगे अल्लाह तुम्हारी फौरन मदद करेगा। कैसे मदद करेंगे? उलमा की मदद, यानी जो दीन फिर हजरत वाला की जो किताबें तकसीम हो रही हैं सारे आलम में, इसमें अपना जो पैसा लगाएगा, हजरत वाला फरमाते थे कयामत के जन्नत में वो गोद में उठा लेगा कि जजाक अल्लाह कि आपने मेरा पैसा जो है नशर उशात में लगा दिया। सुन्नतों वाली किताब हजरत वाला की तकसीम हो रही है, और कितनी तकसीम हो रही है, अभी जो पढ़ के सुनाई, कितना कुरान और हदीस से मुदल्लल इसके अंदर माल है सारा, जो लोग पढ़ें कितने लोग अल्लाह वाले बन गए इसको पढ़कर। तो हजरत वाला की बायोग्राफी जो पढ़ेगा उसमें दीन की बातें भी हैं, बायोग्राफी से भी है नहीं कि हजरत वाला ने कैसे जिंदगी गुजारी, बल्कि उसमें दीन की बातें भी, शेख पे कैसे फिदा होते हैं, शेख नायब रसूल होता है, उस पर फिदा होना गोया अल्लाह और रसूल पे फिदा होना है। तो उन पे जब फिदा होंगे तो हमें उनसे दीन मिलेगा, और जब दीन रगों में घुस जाएगा तो हमारी औलादों में भी आ जाएगा। फिर उनको भले इंजीनियर बनाए डॉक्टर बनाए, जरूरी तो नहीं कि सारे लोगों के उलमा सारे दोस्त अपने बच्चों को आलिम और हाफिज ही बनाए, किसी को कारोबार भी करवा सकते हैं, किसी को इंजीनियर डॉक्टर भी बना सकते हैं, मगर पहले दीन सिखा दे, अल्लाह वालों के पास आना जाना रखे। और जो लोग दीन में बहुत ही कमजोर हैं, अपने बच्चों को किसी का ही बर्गर का बहाना करवा के, पिज्जा का बहाना करवा के, और जो भी जायज चीजों का बहाना करवा के मजालिस में लाए अल्लाह वालों से, मुसाफा करवाए, अगर वो अमृत की वजह से मुसाफा नहीं करते, बोलो बेटे कोने में बैठ जाओ, उनको उनके पास बस थोड़ी देर बैठ जाओ, क्योंकि आप अल्लाह वाले एहतियात करते हैं तकवा की वजह से, आप कोने में बैठ जाए, अल्लाह वालों पर रहमतें बरसेंगी, हमारे ऊपर ही बरस जाएंगी। इसलिए मक्खन वक्खन लगा के अपने बच्चों को भी मजालिस में लाना चाहिए। तो बस ये बताने का मकसद था कि अपना जो है अपना पैसा आखिरत में ट्रांसफर कराने का बड़ा ज़बरदस्त मौका है। और भी बहुत सारे मौके हैं, अपने हजरत ने ये भी फरमाया कल के बयान में या आज के बयान में था कि शोबा नशर उशाद पूरी दुनिया में हजरत वाला रहमतुल्लाह की किताबों जो तकसीम हो रही हैं, सबसे ज्यादा गुरफतुल सालिकीन मस्जिद अख्तर से पूरी दुनिया में तकसीम हो रही है। मुफ्त कॉटन के कॉटन पूरी दुनिया में पाकिस्तान में जा रहे हैं, कॉटन के कॉटन मदारिस में जा रहे हैं किताबों से भर भर के। तो इसमें इन लाखों रुपए दुनिया इसमें खर्च होते हैं, तो अपना हिस्सा हर महीने में इसमें भी डालना चाहिए, नशर उशात में जितना डाल सके इंसान, 5 रुपए भी दे सकता है, 10 रुपए भी दे सकता है, ब्लैंक चेक भी दे सकता है, 1 करोड़ भी दे सकता है, 10 करोड़ भी दे सकता है इसमें फायदा ही फायदा है। हमारा काम तो सिर्फ पैसे देना, छपवाना, कोई तकसीम करवाना, वो हजरत वाला ने माशाल्लाह लोग लगाए हुए उसमें माशाल्लाह। अल्लाह ताला हमें भी इसमें हिस्सा लेने की तौफीक अता फरमाया जो माल से नहीं कर सकता, कंजूस मक्खी चूस है, वो जान से कर ले, जान से नहीं कर सकता, कम से कम पहले नंबर पर फरमाया दुआ से करें, दुआ करें कि अल्लाह इन बुजुर्गों का फैज सारे आलम में फैला दीजिए अपनी रहमत से। अब दुआ कर लेते हैं, या अल्लाह या रहमान या रहीम, sallallahu ala nabiyil ummi ya allah ya اے اللہ مجھے بھی معاف فرما دے, ہم سب کو معاف فرما دے, ہم سب کو اللہ والا بنا دے, اللہ والا بنا دے, دونوں جہانوں کی خوشیاں عطا فرما دے, گھڑی گھڑی کی خیر عطا فرما, ہر لمحہ خوشیاں عطا فرما, ہر غم سے بچا. اے اللہ ہم سب کو, ہم کوئی تجھ سے کچھ کوئی کچھ مانگتا ہے, ہم نے آپ سے آپ کا سوال کر دیا ہے. اے اللہ ہمیں مل جائیے, ہمارے گناہوں کو معاف فرما دے, اور آپ دل میں تشریف لے آئیے. جتنے بیمار ہیں سب کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. گل صاحب ان کی گھر والی ایڈمٹ ہیں اسپتال میں, اللہ ان کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. ان کا آپریشن ہونے والا ہے, اللہ ان کے آپریشن کو کامیاب فرما. اور جو جو بیمار ہیں سب کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. جن جنہوں نے دعاؤں کی فرمائش کی, جو امید رکھے, جو کہنا چاہتے تھے نہیں کہہ سکے, جنہوں نے پیغام بھیجا نہیں ملا, سب کی جائز حاجتیں پوری فرما دیجیے. مجھ پہ رحم فرما, میرے گھر والوں میں جتنے حاضرین غائبین غائبات اور جتنے سن رہے ہیں مرد عورت, جہاں تک جب تک سن جائے گا یا اللہ, ان سب کو اللہ والا, ہم سب مجھے بھی اور ہم سب کو اللہ والا بنا دے, سب کی جائز حاجتیں پوری فرما دے, سارے عالم پہ رحمتوں کی بارش فرما دے, چوٹیوں پہ رحم فرما دے, بلوں میں آسمان پہ جتنے پرندے ہم پہ رحم فرما دے, دریاؤں میں جتنی مچھلیاں ہم پہ رحم فرما دے, کافروں کو بھی ہدایت دے دے, سارے عالم کے مسلمانوں کو ہدایت دے دے. اے اللہ مجھے بھی ہدایت دے دے, پوری امت پہ رحم فرما دے. اے اللہ ہمارے گھر والوں پہ رحم فرما دے, ہمارے بال بال کو جذب فرما لے, ہمارے بیوی بچوں کو جذب فرما لے, ہمارے خاندان والوں کو جذب فرما لے, اپنی طرف کھینچ لے, اس گنہگار کی سن لے, اپنی طرف کھینچ لے. اللہ یجتبی الیہ من یشاء کا ظہور فرما دے. میرے پیارے شیخ حضرت والا عارف اللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ, اور قلندر زمانہ صدیق زمانہ حضرت والا حضرت سید شیخ جمیل میر صاحب رحمۃ اللہ, قبروں کو نور سے بھر دے, ان کے درجات بلند فرما, ہمیں ان کے نقشے قدم میں چلا. اور موجودہ مرشد قطب زمانہ حضرت والا حضرت شاہ فیروز عبداللہ میمن صاحب دامت برکات مالیہ, جو حضرت والا رحمت اللہ کاپی ہیں, اے اللہ ہمیں ان کی قدر کرنے کی توفیق عطا فرما, ان کی زندگی برکت عطا فرما, ہمیں ان کے پاس بیٹھنے کی توفیق عطا فرما, اور خواتین کو پردے سے ان کی مجالس میں جانے کی توفیق عطا فرما, ان سے فیض یاب ہونے کی توفیق عطا فرما. اے اللہ ایسے بزرگان دین دنیا میں خال خالی رہ گئے ہیں, بلکہ شاذ و نادر ہی ایک ایک ایک دو ہی نظر آئیں گے. اے اللہ ہمیں ان بزرگوں سے فیض یاب ہونے کی توفیق عطا فرما دے, اور ہمیں ان کی تعلیمات پر عمل والا بنا دیجیے. صلی اللہ علیہ وسلم. اور یا اللہ جتنے دین کے کام ہو رہے ہیں, تبلیغ و دعوت کی مبارک محنت ہو رہی ہے, تبلیغی اجتماع کراچی میں آنے والا ہے, اور مساجد مدارس سچے اللہ والوں کی خانقاہیں, سارے عالم کے جتنی دینی اہل حق کی دینی جماعتیں کام کریں گی, سب کی فرشتوں کے ذریعے مدد فرما, ہمارے اس بیٹھنے کو قبول فرما لے, اور ہمیں معاف فرما دے. اللہ ہمیں بھی, اس فقیر کو بھی دینی خدمت کے لیے قبول فرما لے, شرف قبولیت کے ساتھ, حسن بیان کے ساتھ, عاشقوں کی جماعت کے ساتھ, مخلصین کی جماعت کے ساتھ, علماء کی جماعت کے ساتھ, اور حضرت والا بزرگوں کے مشوروں کے ساتھ. ماں باپ کا ادب, بڑوں کا ادب نصیب فرما, چھوٹوں پر رحم کرنے والا بنا, دلوں سے بغض و کینہ نکال دے, اچھے اخلاق نصیب فرما دے, محبت والا بنا دے, سراپا محبت بنا دے. اے اللہ غصے کو پینے والا بنا, معاف کرنے والا بنا, کافروں پر سخت ہوں اور اپنے مسلمان بھائیوں کے سامنے بسے چلے آئیں, یعنی کافروں کسی کافر کو حقیر نہ سمجھیں. اے اللہ خاص فضل فرما دیجیے اور آپ راضی ہو جائیں گے. صلی اللہ علیہ وسلم. آمین. حرمت سے جلاؤدین کون ہے؟ یہ جلاؤدین آیا تھا جی. خوب دعا ہے, اللہ تعالیٰ ہم سب کو ہدایت عطا فرمائے, ہم کو اپنا پیار نصیب فرمائے. ماشاء اللہ ٹنڈو جام سے تحسین بھی سن رہے ہیں, ان کی ہمشیرہ بیمار ہے, اللہ ان کو صحت عطا فرمائے. جن کے والدین سن رہے ہیں, اپنے والدین کا ادب کرنا چاہیے. جن کے بچے اور والدین سب سن رہے ہیں, 8 خواتین کانفرنس کال پہ سن رہی ہیں, ہمارا ان سے کوئی تعلق نہیں. حیدرآباد, کراچی, ڈیرہ غازی خان, مٹیاری, نوشہر و فیروز سے. ماشاء اللہ سب قبول فرمائے. ماشاءاللہ کیا حال ہے؟ ماشاءاللہ آج تو بڑی اچھی فراک پہن کر آئیے. یہ لو, پوری نیند ہوئی ہے نا, یہ کھانا پینا ہے, باٹی ووٹی سب کی ہے, اس لیے ہنس رہی ہے. یہ لو بھائی, ورنہ سوری ہوتی ہے. آپ کا بیٹا ٹھیک ہے؟